देखिने गरिराखिने, कारोबारको बिउरा देखिने गरिराखिने, कागज प्रमाण बही खाता विभिन्न किताबहरू सहायक खाता र सँगसँगै त्यसलाई प्रमाणित गर्ने कागजातलाई लेखा भनेर बुझिन्छ भनेर पनि। आर्थिक तथा वित्तीय कारोबारको लेखाङ्कन गर्ने, लेखा भनेको आर्थिक वित्तीय कारोबारको लेखाङ्कन गर्ने, यसको अभिलेख राख्ने, वित्तीय विवरण तयार गर्ने, यसको सञ्चार गर्ने, प्रकाशन गर्ने कार्य हो भनेर पनि हामीले लेखाको बारेमा भन्न सक्छौँ, लेख्न सक्छौँ। अनि लेखा प्रणाली भनेको के हो भनेर सोधेँ हामीलाई, लेखाको बारे मैले कुरा बताएँ। लेखा प्रणाली भनेको के हो भनेर भन्यो भने, लेखा प्रणालीलाई हामीले इनपुट प्रोसेस र आउटपुट भनेर बुझ्छौँ, तिनवटा। लेखा प्रणाली भनेको इनपुट प्रोसेस र आउटपुट। अब इनपुटमा के पर्छ, प्रोसेसमा के पर्छ, आउटपुटमा के पर्छ बताउँछु। बिल भरपाई कागज, मैले हिजो पनि भनेको थिएँ, बिल भरपाई कागज टिपोर्ट, बिल भरपाई कागज टिपोर्ट, त्यसलाई हामीले इनपुट भनेर भन्छौँ। बिल भरपाई कागज टिपोर्टहरू, प्रमाण कागजहरू, कागजातहरू, डकुमेन्टहरू सबैलाई हामीले इनपुट भनेर भन्छौँ। यहाँसम्म बुझ्नु पर्यो। त्यसपछि प्रोसेस भनेको के हो भने, जर्नल, लेजर, सब्सिडरी लेजर र ट्रायल ब्यालेन्स, त्यहाँसम्मलाई हामी के भन्छौँ भन्दा सन्तुलन परीक्षण, त्यहाँसम्मलाई हामीले प्रोसेस भनेर भन्छौँ। बसुवारा अभिलेख, खाताहरू, सहायक खाताहरूमा प्रविष्टि, सन्तुलन परीक्षण सम्मको कुराहरूलाई हामीले प्रोसेस भनेर भन्छौँ भने, आउटपुट भनेको मासिक प्रतिवेदन, वार्षिक प्रतिवेदन, राजस्व, खर्च, ऋण, लगानी, पुँजी, सम्पत्ति, दायित्वको प्रतिवेदन र एकीकृत वार्षिक प्रतिवेदन, त्यसलाई हामीले फाइनल अथवा आउटपुट भनेर भन्छौँ। त्यसैले लेखा प्रणाली भनेको के रहेछ भने, विभिन्न कागजातहरूको आधारमा, बिल भरपाई रसिदहरूको आधारमा कारोबारलाई घोषणा भविष्यमा अभिलेख राख्ने, प्रारम्भिक अभिलेख राख्ने, विभिन्न खाताहरूमा प्रविष्ट गर्ने र वित्तीय विवरण तयार गर्ने प्रणालीलाई हामीले लेखा प्रणाली भनेर भन्छौँ। त्यसैले लेखा प्रणाली भनेको के रहेछ त भन्दा, कारोबारको पहिचान गर्ने, वर्णन गर्ने, वर्गीकरण गर्ने, विश्लेषण गर्ने, कारोबारको सँग सम्बन्धित कागजातहरूको सङ्कलन गर्ने, कागजातको प्रमाणित गर्ने, कारोबारको प्रमाणित गर्ने, त्यसलाई विभिन्न खाता सहायक खातामा अभिलेख राख्ने र त्यसको प्रतिवेदन प्रकाशन गर्ने पद्धतिलाई हामीले लेखा प्रणाली भनेर बुझ्छौँ भनेर हामीले त्यसरी लेख्न सक्ने भयो। अनि यो सरकारी लेखा चाहिँ सरकारको आर्थिक कारोबारहरूको लेखालाई चाहिँ हामीले सरकारी लेखा भनेर भन्छौँ। गभर्मेन्ट एकाउन्टिङ एज अ अकाउन्ट अफ गभर्मेन्ट ट्रान्ज्याक्सन्स, गभर्मेन्ट फाइनान्सियल ट्रान्ज्याक्सन्स, गभर्मेन्ट एकाउन्ट इज गभर्मेन्ट एकाउन्टिङ ट्रान्ज्याक्सन्स अर गभर्मेन्ट फाइनान्सियल ट्रान्ज्याक्सन्स। गभर्मेन्ट एकाउन्टिङ इज एकाउन्टिङ इज बेसिकल्ली गभर्मेन्ट एकाउन्टिङ इज बेसिकल्ली कन्सर्न विथ गभर्मेन्ट रेभिन्यू, गभर्मेन्ट एक्सपेन्डिचर्स, गभर्मेन्ट लोन, गभर्मेन्ट एसेट्स, लायबिलिटिज एक्सेट्रा, त्यसको एकाउन्टलाई हामीले गभर्मेन्ट एकाउन्ट भनेर भन्छौँ। त्यसैले गभर्मेन्ट एकाउन्टको भन्दा बित्तिकै हामीले के बुझ्नु पर्छ भने, गभर्मेन्ट एकाउन्टिङ सिस्टम इज अ सिस्टम अफ रेकर्डिङ गभर्मेन्ट ट्रान्ज्याक्सन्स एन्ड रेकर्डिङ गभर्मेन्ट ट्रान्ज्याक्सन्स एन्ड पब्लिसिङ अर रिपोर्टिङ दिस ट्रान्ज्याक्सन्स। तपाईँहरूलाई मैले यो सिलेबस भन्दा फाल्टु पढाएको, सिलेबसमा छैन है, सिलेबसमा भएको कुरा बिस्तारै भनेको, मैले यो सिलेबसभन्दा बाहिर भएको हुनाले अलिक फास्ट भनिदिएको, मैले सञ्जीव पन्तीजी, प्रेमबहादुर बुढाजी सबैलाई मैले बुझाएको यो, तैपनि बिस्तारै भन्नुलाई केही छैन, यो हाम्रो सिलेबसभन्दा फाल्टु हो। मैले अहिले लेखा भनेको के हो र लेखा प्रणाली भनेको के हो भन्दैछु, म बिस्तारै भनिदिन्छु, तपाईँ अलिक कन्सन्ट्रेट हुनु है, मजाले अन्त कहीँ ध्यान नलाइकन यो पढाइमा मात्रै फोकस गर्नु, अहिले मैले जे भन्दैछु त्यतापट्टि मात्र, म इङ्ग्लिसमा पनि बताइरहेको हुन्छु, त्यसरी बुझ्नु पर्यो। त्यसरी लेखा भन्दा बित्तिकै कारोबारको अभिलेख राख्ने र प्रस्तुति गर्ने, कारोबारको अभिलेख राख्ने र प्रस्तुति गर्ने प्रणालीलाई लेखा भनिन्छ, रेकर्डिङ एन्ड रिपोर्टिङ अफ ट्रान्ज्याक्सन। अनि सरकारी लेखा भने के रहेछ, सरकारी लेखा भनेको सरकारको आर्थिक कारोबारहरूको, इकोनोमिक ट्रान्ज्याक्सन्स अर फाइनान्सियल ट्रान्ज्याक्सन्स अफ गभर्मेन्ट, सरकारको आर्थिक कारोबारको अभिलेख राख्ने र प्रतिवेदन दिने प्रणाली चाहिँ सरकारी लेखा हो। सरकारी लेखाले चाहिँ सरकारको राजस्वको, सरकारको खर्चको, सरकारको लगानीको, सरकारको ऋणको, सरकारको दायित्वको, यो कुराहरू सबै मैले हिजो भनेको छु, को अभिलेख राख्ने गर्दछ भनेर हामीले लेख्नु पर्यो। वैदेशिक सहायता अनुदान, सरकारी कोषको, सरकारका अन्य कोषहरूको लेखा राख्ने प्रणाली नै सरकारी लेखा प्रणाली हो भनेर लेख्नु पर्यो। अनि सरकारी लेखा प्रणाली चाहिँ सरकारी आर्थिक कारोबारहरूको लेखा प्रणाली राख्ने प्रणाली हो भनेर पनि लेख्नु पर्यो। गभर्मेन्ट एकाउन्टिङ इज द एकाउन्ट अफ मेन्टेनिङ इकोनोमिक ट्रान्ज्याक्सन्स अफ दि गभर्मेन्ट, फाइनान्सियल ट्रान्ज्याक्सन्स अफ दि गभर्मेन्ट, मैले तिनचोटि चारचोटि दोहोऱ्याइरहेको हुन्छु, त्यस कारणले चाँडै भन्यो भने पनि तपाईँले बुझ्न सक्छ भनेर मैले यसलाई दोहोऱ्याइरहेको। अब मैले सरकारी लेखाका सिद्धान्तहरू के हुन् भनेर सोध्यो, अथवा आर्थिक कारोबारको सिद्धान्तहरू के हुन् भनेर सोध्यो भने के लेख्ने, प्रिन्सिपल अफ गभर्मेन्ट एकाउन्टिङ, प्रिन्सिपल अफ इकोनोमिक ट्रान्ज्याक्सन्स, आर्थिक कारोबारको सिद्धान्त, सरकारी लेखाको सिद्धान्त भन्यो भने के हो भनेर लेख्नु पऱ्यो भने के लेख्ने म बताउँछु। सरकारी लेखाको सिद्धान्तहरू भन्दा बित्तिकै हामीले चार पाँचवटा कुराहरू बताउँछौँ। यसमा सरकारी लेखाका आधारभूत सिद्धान्तहरूलाई हामीले यसरी भन्छौँ, मितव्ययिताको सिद्धान्त इकोनोमी है, मैले बताउन चाहन्छु, मितव्ययिताको सिद्धान्त, इफिसियन्सी कार्यदक्षताको सिद्धान्त, इफेक्टिभनेस प्रभावकारिताको सिद्धान्त, ट्रान्सपरेन्सी यो पारदर्शिताको सिद्धान्त, इकोनोमी इफिसियन्सी इफेक्टिभनेस ट्रान्सपरेन्सी, सजिलो छ बुझ्नुलाई, इकोनोमी इफिसियन्सी इफेक्टिभनेस ट्रान्सपरेन्सी, मितव्ययिता कार्यदक्षता प्रभावकारिता पारदर्शिता, लेखा परीक्षण पनि मिल्छ, यो लेखाको पनि हो लेखा परीक्षणको पनि हो दुईटैको। त्यसपछि तटस्थता भन्ने हुन्छ, न्युट्रलिटी, तटस्थता भन्ने नै हुन्छ। अब म अरू बताउँछु, अनि त्यसको सँगसँगै सरकारी लेखाको सिद्धान्त चाहिँ दोहोरो प्रभावको सिद्धान्त, बराबर प्रभावको सिद्धान्त, प्रिन्सिपल अफ डबल इफेक्ट इक्वल इफेक्ट, बराबर प्रभावको सिद्धान्त, दोहोरो प्रभावको सिद्धान्त, अनि आर्थिक वर्षको सिद्धान्त, प्रिन्सिपल अफ फाइनेन्सियल इयर, निश्चित समय पनि भन्छ आर्थिक वर्षको सिद्धान्त, प्रिन्सिपल अफ फिस्कल इयर। त्यसपछि गएर निरन्तरताको सिद्धान्त, त्यसलाई हामीले गोइङ कन्सर्न प्रिन्सिपल भन्छ, इङ्ग्लिसमा भन्नु पऱ्यो भने गोइङ कन्सर्न प्रिन्सिपल, निरन्तरताको सिद्धान्त, एक दुईवटा पोइन्ट छुटेर केही फरक पर्दैन, गोइङ कन्सर्न प्रिन्सिपल पनि भन्छ, त्यसलाई हामीले निरन्तरताको सिद्धान्त भन्छौँ। अनि व्यावसायिक अस्तित्वको सिद्धान्त भन्छ, त्यसलाई बिजनेस एक्जिस्टेन्स प्रिन्सिपल भन्छ, व्यावसायिक अस्तित्वको सिद्धान्त भन्ने। त्यसपछि गएर मिलानको सिद्धान्त भन्छ, म्याचिङ प्रिन्सिपल भनेको त्यो मिलानको सिद्धान्त। अर्को स्वच्छ प्रस्तुतिकरणको सिद्धान्त भन्छ, त्यसले सम्झिराख्ने, स्वच्छ प्रस्तुतिकरणको सिद्धान्त, त्यसलाई फियर प्रेजेन्टेसन भन्छ, स्वच्छ प्रस्तुतिकरणको सिद्धान्त, फियर प्रेजेन्टेसन। अर्को सरकारी लेखामा चाहिँ जिम्मेवारी र जवाफदेहिताको सिद्धान्त पनि हुन्छ, जिम्मेवारी र उत्तरदायित्व लेख्नुभयो भने हुन्छ, रेस्पोन्सिबिलिटी एन्ड एकाउन्टेबिलिटी, जिम्मेवारी र उत्तरदायित्वको सिद्धान्त, रेस्पोन्सिबिलिटी एन्ड एकाउन्टेबिलिटी। अर्को बुझ्न सकिने सिद्धान्त, अन्डरस्ट्यान्डेबिलिटी, अन्डरस्ट्यान्डेबिलिटी भनेको बुझ्न सकिने। अर्को शुद्धताको सिद्धान्त पनि हुन्छ, एकुरेसी प्रिन्सिपल। त्यस्तै पूर्णताको सिद्धान्त, त्यसलाई हामी कम्प्लिटनेस भन्छ, एकुरेसी पनि हो कम्प्लिटनेस पनि हो पूर्णताको सिद्धान्त। अर्को टाइमलिनेस, समयबद्धताको सिद्धान्त पनि भनिन्छ त्यसलाई, टाइमलिनेस समयबद्धताको सिद्धान्त। अर्को भ्यालिडिटी पनि भन्छ, भ्यालिडिटी भनेको वैधानिकताको सिद्धान्त। अर्को चाहिँ मटेरियालिटी, मटेरियालिटी भनेको कुनै एउटा खास चिजको लेखा राख्ने भनेर भनेको, त्यसलाई गहनता पनि भन्छ, मटेरियालिटी प्रिन्सिपल, कुनै खास चिजको चाहिँ उद्देश्य, कुनै खास उद्देश्यले लेखा राख्ने, यसलाई मटेरियालिटी प्रिन्सिपल भनेर भन्छ, अब्जेक्टिभ प्रिन्सिपल भन्ने नै हुन्छ निश्चित उद्देश्यको लागि। त्यस्तै सान्दर्भिकताको सिद्धान्त पनि हुन्छ, प्रिन्सिपल अफ रिलेभेन्स, सान्दर्भिकता। अनि विश्वसनीय, रिलायबल, यी सिद्धान्तहरूलाई सरकारी लेख भनेर बुझ्छ, एकदमै पोइन्टहरू तपाईँलाई बुझ्नुपर्छ भने पनि काफी पुग्छ, पुरै बुझ्नु भन्ने भयो, केही फरक पर्दैन। अब हामीले यसपछि चाहिँ ठिक छ, साउन्ड चाहिँ मेरोमा ठिक छ, तपाईँको आफ्नोमा के भयो दामोदरजी, तपाईँ आफ्नो साउन्ड चाहिँ त्यही मोबाइलमा हेर्नु होला, मेरो चाहिँ यहाँ ठिक छ, अथवा तपाईँहरूको कहीँ बिग्रेको छ भने अलग कुरा, मेरोमा चाहिँ साउन्डको प्रब्लम छैन, मेरो एकदम क्लियर छ यहाँनिर है, ए रोकेर आएको थियो ठिक छ, अब रोक्दैन यहाँ, अल अन्तै बिग्रेर होला, यहाँ मेरोमा चाहिँ पर्फेक्ट छ, यो बिग्रिँदैन यहाँ चाहिँ। अब ल ठिक छ, अब जनी जहाँनिरबाट हुन्छ त्यतिबाट कुरा गरौँ है त, अब म फेरि अर्को सुरु गर्छु, म अब यति कुरा भनिसकेपछि तपाईँहरूलाई यसमा सोध्नु केही छ भने पनि त्यहाँ च्याट बक्समा लेख्नुहोस्, अगाडिकै कुरामा भन्दै जान्छु, फेरि पनि सोध्न मिल्छ केही, बिचमा यसले पढायो। मिलान भनेको चाहिँ नि सम्पत्ति र दायित्वको मिलान हो एउटा, सम्पत्ति पुँजी दायित्वको मिलान। अर्को लामो अवधिको लागि चाहिँ लामो अवधिकै स्रोतहरूबाट खर्च गर्ने, छोटोको अवधिको लागि छोटो अवधिकोबाट खर्च गर्ने, त्यसलाई पनि मिलान भन्छ। अर्को पुँजीगत र आयगत भन्छ, पुँजीगत र चालु भन्नु न, चालु खर्चलाई चालु शीर्षकबाटै गर्ने र पुँजीगतलाई पुँजीगत शीर्षकबाटै गर्ने, त्यसलाई हामीले मिलानको सिद्धान्त भनेर भन्छौँ। जुन जुन शीर्षक उपशीर्षकसँग मिल्छ त्यसैसँगको आधारमा खर्च गर्ने भनेको, अनि लामो र छोटो अवधिको मिलाएर खर्च गर्ने भनेको, सम्पत्ति दायित्व मिलाएर खर्च गर्नुपर्छ भनेर भनेको, त्यसलाई हामीले मिलानको सिद्धान्त भनेर भन्छौँ। सागर उपाध्याय सोध्नु भएको छ, कुनै पनि कन्फ्युज छ भने त्यहाँ च्याट बक्समा तपाईँले लेख्नु होला, बताइदिइहाल्छ। मैले यो पुरानै आज नयाँ पाठमा म अझ गइसकेको छैन, म एकछिनपछि मात्रै जान्छु भनेर यो चाहिँ मैले तपाईँहरूलाई पुरानै कुरा सिकाएको, सरकारी लेखा के हो, सरकारी लेखाका सिद्धान्तहरू के हुन् भनेर तपाईँलाई मैले बताएँ। अब सरकारी लेखा प्रणाली भन्नाले हामीले के को लेखा प्रणालीलाई बुझाउँछौँ? न्युट्रालिटी भनेको चाहिँ लेखा राख्ने मान्छेले चाहिँ त्यसले तटस्थ भएर लेखा राख्नुपर्ने हुन्छ, कसैको फेभरमा वा एगेन्स्टमा उसले लेखा राख्नु हुँदैन, कुनै कारोबारको फेभरमा वा एगेन्स्टमा लेखा राख्नु हुन्न भन्नेलाई हामीले न्युट्रालिटी भनेर भन्छौँ। अब एकपटक सारर सरर भन्नु है न है भन्नुभयो, उहाँले सरर के भन्नु भने ल भाइ सरर भन्ने सरर भन्ने है कमल सुवेदीजी, तपाईँ सरर लेख्नुहोस् तर चाँडो लेख्नुहोस्। मितव्ययिता कार्यदक्षता प्रभावकारिता, त्यो तपाईँलाई थाहा अघि नै भनिसकेँ, मितव्ययिता कार्यदक्षता प्रभावकारिता पारदर्शिता तटस्थता मिलान स्वच्छ प्रस्तुतिकरण जिम्मेवारी र उत्तरदायित्व बुझ्न सकिने शुद्धता पूर्णता व्यावसायिक संस्था अथवा अविच्छिन्न संस्था समयबद्धता वैधानिकता गहनता सान्दर्भिकता विश्वसनीयता एकरूपता तुलनीयता दोहोरो प्रभाव र बराबर प्रभावको सिद्धान्त है अनि उद्देश्यपूर्ण सिद्धान्त पूर्ण विवरणको सिद्धान्त, यो चाहिँ तपाईँले खर एकपटक भन्यो भने यसरी हामी भन्न सक्ने भयौँ, यो कमल सुवेदीजीले भनेको आधारमा भनेको। अब सरकारी लेखा भन्नाले चाहिँ के लेखालाई बुझाउँछ त्यो म बुझाउँछु। सरकारी लेखा भन्नाले हामीले केलाई बुझाउँछौँ भन्दा राजस्व खर्च धरोटी, राजस्व खर्च धरोटी जिन्सी सम्पत्ति सरकारी दायित्व सरकारी कोष र अन्य कोषहरूको लेखाङ्कनलाई नै सरकारी लेखा भनेर बुझिन्छ। प्रचलित कानुन बमोजिम तपाईँले लेख्दाखेरि प्रचलित कानुन बमोजिम सरकारलाई प्राप्त हुने आम्दानीको सरकारको खर्चको सरकारको ऋणको सरकारको आम्दानी खर्च ऋण दायित्व सम्पत्ति धरोटी जिन्सी र मर्मत एवं अन्य सरकारी कोष सञ्चित कोषको कारोबारहरूको लेखाङ्कनलाई सरकारी लेखाङ्कन सरकारी लेखा प्रणाली भनेर बुझिन्छ। अनि सरकारको लेखा प्रणाली चाहिँ सरकारले निर्धारण गरेको ढाँचामा सरकारले तोकेको ढाँचामा सरकारले तोकेको नीति निर्देशनमा सरकारी कारोबारको लेखाङ्कन गरिन्छ भनेर बुझ्नु पर्यो। अनि अर्को चाहिँ नि सरकारी लेखाले चाहिँ के गर्छ त भनेर भन्दाखेरि चाहिँ सरकारको आम्दानी खर्चको यथार्थ अवस्था देखाउँछ भनेर लेख्नु पर्यो। गभर्मेन्ट एकाउन्टिङ इज कन्सर्न विथ गभर्मेन्ट ट्रान्ज्याक्सन्स, स्पेसिफिकल्ली गभर्मेन्ट एकाउन्टिङ रिप्रेजेन्ट्स एकाउन्ट्स अफ रेभिन्यू एक्सपेन्डिचर्स लोन बोरोइङ लायबिलिटी अफ गभर्मेन्ट ट्रेजरी एन्ड अदर फन्ड अफ द गभर्मेन्ट एलोङ विथ मेन्टेनेन्स एन्ड गभर्मेन्ट प्रोजेक्ट। दिज अकाउन्ट आर दिज अकाउन्टिङ सिस्टम आर फर्म्याट आर प्रिस्क्राइब बाई द गभर्मेन्ट, प्रोसिड्युर्स अफ एकाउन्ट इज प्रिस्क्राइब बाई द गभर्मेन्ट, रेकर्डिङ एन्ड रिपोर्टिङ सिस्टम अल्सो प्रिस्क्राइब बाई द गभर्मेन्ट इन गभर्मेन्ट एकाउन्टिङ सिस्टम। यो चाहिँ इङ्ग्लिसमा बुझ्ने मान्छेले चाहिँ त्यसरी बुझ्नु पर्यो। अब गभर्मेन्ट एकाउन्टको चाहिँ उद्देश्यहरू के छ, सरकारी लेखाका उद्देश्यहरू के छ भनेर हामीलाई सोध्यो। वाट आर द अब्जेक्टिभ्स अफ गभर्मेन्ट एकाउन्टिङ भन्यो भने के लेख्ने त, सरकारी लेखाका उद्देश्यहरू पनि म एकताले यहाँहरूलाई बताउँछु, बिस्तारै भन्छु ल सबैले राम्ररी सुन्ने, सरकारी लेखाका उद्देश्यहरू के हुन् भनेर। सरकारको आर्थिक कारोबारको लेखा राख्नु, रेकर्डिङ दि इकोनोमिक ट्रान्जेक्सन अफ गभर्मेन्ट, रेकर्डिङ दि इकोनोमिक ट्रान्जेक्सन अफ गभर्मेन्ट सरकारको आर्थिक कारोबारहरूको लेखा राख्नु, सरकारको आर्थिक कारोबारहरूको लेखा राख्नु यसको पहिलो उद्देश्य हो। अर्को बजेटको सीमा नाग्न नदिनु, बजेटको सीमा नाग्न नदिनु, लिमिट विदिन द लिमिट अफ द बजेट ट्रान्ज्याक्सन्स विदिन द लिमिट अफ द बजेट, बजेटको सेवा बजेटको सीमा नाग्न नदिनु। प्रेस्क्राइब बाई गभर्मेन्ट अफ नेपाल नै हो, त्यो चाहिँ अडिटर जेनरलले चाहिँ त्यसलाई प्रमाणित गर्ने हो, प्रेस्क्राइब बाई गभर्मेन्ट अफ नेपाल, अल द थिङ्स आर प्रेस्क्राइब बाई द गभर्मेन्ट अफ नेपाल. रोशन ग्यावली महोदय अडिटर जनरलले त्यसलाई स्वीकृति दिन्छ. त्यसो इट इज प्रेस्क्राइब बाई द गभर्मेन्ट एन्ड एक्सेप्टेड बाई द अडिटर जनरल. त्यो बुझ्नु पर्यो. अडिटर जनरल नै प्रेस्क्राइब गर्ने होइन, सरकारले पहिला बनाउँछ, त्यसलाई चाहिँ स्वीकृति दिने काम मात्रै अडिटर जनरलले गर्छ. लेखाको ढाँचा, लेखाको फर्म्याट, लेखाका मलेको फारमहरूको स्वीकृति दिने काम चाहिँ अडिटर जेनरलले गर्छ. रोशन ग्यावालीजीले सोध्नु भएको थियो, त बरु सबैले बुझ्नुहोस् है. अनि यसको चाहिँ के बुझ्नु पर्यो त भन्दाखेरि दुईवटा पोइन्ट मैले भने उद्देश्य. तेस्रो पोइन्ट, सरकारको कोषको यथार्थ अवस्था देखाउने, प्रेजेन्टिङ द रियल पिक्चर अफ गभर्मेन्ट फन्ड. प्रेजेन्टिङ द रियल पिक्चर अफ गभर्मेन्ट फन्ड, सरकारको कोषको यथार्थ अवस्था देखाउने. त्यसको सँगसँगै फेरि लेख्न सक्नुहुन्छ, सरकारको आय व्यय, सरकारको ऋण लगानी आमदानी खर्च सम्पत्ति दायित्वको यथार्थ अवस्था देखाउने. प्रेजेन्टिङ दि टोटल द पोजिसन अफ एसेट्स, लायबिलिटिज, लायबिलिटिज इन्भेस्टमेन्ट, बोरोइङ अफ दि पोजिसन अफ दि गभर्मेन्ट. अनि अर्को चाहिँ फेरि यसको उद्देश्य हो सरकारी सम्पत्तिको संरक्षण र नियन्त्रण गर्ने. इट्स अनदर अब्जेक्टिभ इज टु प्रिभेन्ट एन्ड प्रोटेक्ट गभर्मेन्ट एसेट्स एन्ड इन्भेन्ट्री. सरकारी सम्पत्तिको संरक्षण गर्ने, जिन्सी सामानको संरक्षण र नियन्त्रण गर्ने. सरकारी सम्पत्तिको संरक्षण गर्ने, जिन्सी सामानको संरक्षण र नियन्त्रण गर्ने, त्यो पनि यसको अर्को उद्देश्य हो. चारवटा उद्देश्य मैले भने. पाँचौँ उद्देश्य फेरि म बताउँछु, लेखा परीक्षणलाई सहयोग गर्ने, टु एसिस्ट अडिटिङ. लेखा परीक्षणलाई सहयोग गर्ने, टु एसिस्ट अडिटिङ, पाँच नम्बर भने. अर्को, बजेट निर्माणको लागि आवश्यक सूचना उपलब्ध गराउने पनि हुन्छ. प्रोभाइडिङ इन्फर्मेसन फर बजेट प्रिपरेसन, प्रोभाइडिङ इन्फर्मेसन फर बजेट प्रिपरेसन भनेर पनि हामीले भन्न सक्छौँ. प्रोभाइडिङ इन्फर्मेसन फर बजेट प्रिपरेसन, बजेटको लागि आवश्यक सूचना उपलब्ध गराउने पनि भयो. अनि सरकारको आर्थिक कारोबारको नियन्त्रण गर्ने, कन्ट्रोल द इकोनोमिक ट्रान्ज्याक्सन अफ द गभर्मेन्ट. सरकारको कारोबारहरूको नियन्त्रण गर्ने पनि हो यसको अर्को उद्देश्य, त्यो पनि हामी भन्छौँ. अनि सरकारको चाहिँ नि सरकारको वित्तीय आँकडाहरू प्रस्तुत गर्ने, प्रोभाइड फाइनेन्सियल इन्फर्मेसन डेटा अफ द गभर्मेन्ट भनेर तपाईँ लेख्न सक्नुहुन्छ. सरकारको लेखाको चाहिँ सिद्धान्त के हुन्? सरकारले लेखाको सिद्धान्त भन्यो हामीले अघि, हामीले गभर्मेन्ट एकाउन्टिङकै प्रिन्सिपल भनेको थियौँ. यसलाई हामीले अघि पनि थप्न सक्छौँ, हामीले कानुनको सिद्धान्त पनि थप्न सक्छौँ अघिमा. प्रिन्सिपल अफ रुल अफ ल, कानुनको सिद्धान्त हुन्छ सरकारी लेखामा, त्यो लेख्न सकिन्छ. अनि डबल इन्ट्री मैले अघि नै भने, दुई दोहोरो प्रभाव र बराबर प्रभावको सिद्धान्त भनेर भनियो. अर्को, गभर्मेन्ट फन्ड एकाउन्टिङ, सरकारी कोषको लेखाङ्कनको सिद्धान्त पनि हुन्छ यसको, गभर्मेन्ट फन्ड एकाउन्टिङ भनेर भन्छौँ, एकाउन्टिङ प्रिन्सिपल. अर्को, बजेटरी कन्ट्रोल सिस्टम प्रिन्सिपल पनि भन्न सक्छौँ, बजेटद्वारा नियन्त्रण गर्ने सिद्धान्त पनि तपाईँ लेख्न सक्नुहुन्छ. अनि वर्गीकरणको सिद्धान्त, प्रिन्सिपल अफ क्लासिफिकेसन, राजस्वलाई खर्चलाई सङ्केतको आधारमा वर्गीकरण गरिया हुन्छ, प्रिन्सिपल अफ क्लासिफिकेसन, त्यो पनि लेख्न सक्नुहुन्छ. यस्तो चाहिँ तपाईँले सरकारले लेखाएको सिद्धान्त लेख्दा यी अहिलेका कुरामा यो पोइन्ट पनि तपाईँले जोड्न सक्नुहुन्छ. अब चाहिँ हामीले के बुझ्नु पर्यो भने, नेपाल सरकारको लेखा नीति कस्तो छ, वाट आर द एकाउन्टिङ पोलिसी अफ द गभर्मेन्ट कस्तो हो, अहिले सरकारको लेखा चाहिँ नीति कस्तो हुन्छ भनेर भन्नु पर्यो भने, सरकारको लेखा नीति, नेपाल सरकारको लेखा नीति चाहिँ हामी नगद र प्रोद्भावी दुवै आधारमा सरकारको लेखा राख्ने प्रणाली छ. नगदमा आधारित छ र प्रोद्भावी उन्मुख छ. नगदमा आधारित प्रोद्भावी उन्मुख लेखा नीति हो नेपाल सरकारको भनेर हामी भन्न सक्छौँ. क्यास बेसिस एकाउन्टिङ एन्ड इट इज गोइङ टुवर्ड्स द एकुरल सिस्टम, क्यास बेसिस बट टिल टुवर्ड अथवा कन्सन्ट्रेट टुवर्ड्स हाम्रो चाहिँ नि एकुरल सिस्टम भनेर त्यो लेख्न सकिने भयो सरकारको. अनि अर्को चाहिँ नि यसको पोलिसी, सरकारी लेखाको नीति के हो भने, द होल सेन्ट्रल अथवा यसलाई इन्टिग्रेटेड फाइनेन्सियल स्टेटमेन्ट भन्ने हुन्छ, कम्प्लिट अथवा इन्टिग्रेटेड फाइनेन्सियल स्टेटमेन्ट, एकीकृत वित्तीय विवरण बनाउने जाने काम महालेखा नियन्त्रक कार्यालयको हुन्छ. नीति नै त्यही हो, द पोलिसी अफ द गभर्मेन्ट इज द्याट द सेन्ट्रल अफ द इन्टिग्रेटेड पोलिसी, द होल फाइनेन्सियल इन्फर्मेसन्स, इन्टिग्रेटेड फाइनेन्सियल इन्फर्मेसन्स सुड बी प्रिपेयर बाई द एफसिजिओ, फाइनेन्सियल कन्ट्रोलर जनरल अफिस. त्यसको नीति त्यही हो. अनि अर्को चाहिँ नि गभर्मेन्ट एकाउन्टिङ ट्रान्जेक्सन नेपाली मुद्रामा राखिन्छ, गभर्मेन्ट ट्रान्जेक्सन्स आर स्पेसिफिकली रेकर्ड इन नेप्लिज करेन्सी. सरकारी कारोबारको लेखा चाहिँ हामी नेप्लिज करेन्सीमा गर्छौँ, त्यो यसको चाहिँ नीति हो. अनि अर्को पोलिसी के हो त गभर्मेन्ट एकाउन्टको पोलिसी के हो भनेर भन्यो भने महालेखा परीक्षकद्वारा स्वीकृत ढाँचामा चाहिँ लेखा राखिन्छ अकाउन्टिङ इज मेन्टेन एकर्डिङ टु दि फर्मेट द्याट इज बिन एक्सेप्टेड बाई दि अडिटर जनरल अफिस महालेखा परीक्षकले तोकेको ढाँचामा चाहिँ नि हाम्रो लेखा राख्छौँ एक्सेप्टेड बाई अडिटर जनरल प्रेस्क्राइब बाई गभर्मेन्ट अफ नेपाल त्यो पोलिसी यसको अनि हामीले चाहिँ नि सरकारी लेखामा नगदको सम्पत्तिको लेखा राख्दा इन कस्ट प्राइस परेको मूल्यमा लेखा राख्ने नीति छ जति मूल्यमा हामीले तिरेर ल्याएका छौँ त्यसलाई परेको मूल्य बजार मूल्यको आधारमा सरकारी कारोबारको लेखा राखिँदैन इन्फ्लेसनको प्राइसमा राखिँदैन हाउ मच यु पे कस्ट प्राइस अन द बेसिस अफ कस्ट प्राइस अन द बेसिस अफ द प्राइस वेन यु पे फर एक्वायरिङ गुड्स एन्ड सर्भिसेस पर्चेसिङ गुड्स एन्ड सर्भिसेस कुनै पनि गुड सर्भिसहरू पर्चेस गर्दा त्यो जति पैसामा दिएको छ लागत मूल्य कस्ट प्राइसमा हामी लेखाङ्कन राख्ने गर्छौँ भनेर भन्नु पऱ्यो अनि अर्को चाहिँ हामीले यो हामीले के पनि बुझ्नुपर्ने हुन्छ भने ऋण दायित्वलाई हामीले त्यसको पनि लेखाङ्कन राख्ने नीति छ सरकारको लेखा नीतिले ऋण दायित्वको पनि लेखा राख्छ त्यस्तै चाहिँ नि सरकारी लेखाको लेखा राख्दाखेरि हामीले कुन मितिमा राखेको भनेर भ्यालु डेट पनि कुन मितिमा राखेको भनेर भ्यालु डेट पनि राख्नुपर्ने हुन्छ यसको र अर्को हामीले के पनि बुझ्नुपर्ने हुन्छ भने संशय बुझ्दा हामीले आर्थिक वर्ष भनेर चाहिँ श्रावण 1 गतेदेखि असार मसान्तसम्मलाई फिस्कल इयरको रूपमा लिने नीति छ सरकारको द पोलिसी अफ गभर्मेन्ट इज द्याट फिस्कल इयर विल बी स्टार्टेड इन श्रावण 1 एन्ड एन्ड इन असार 30 असार 30 वा 31 सकिन्छ भनेर लेख्नु पऱ्यो यो बजेट चाहिँ नि जेठमा आयो भन्दैमा हामीले चाहिँ नि यो असार यसको चाहिँ के भन्छ यो आर्थिक वर्ष चाहिँ जेठमा सुरु भएको भन्नु मिल्दैन साउनमा आर्थिक वर्ष सुरु हुन्छ र असाढमा एन्ड हुन्छ त्यो नीति हो हाम्रो त्यो अनि त्यसपछि गएर राजस्वको लेखा राख्दा हामीले ग्रस एमाउन्टमा राख्छौँ त्यो पनि हाम्रो लेखाको नीति हो यी चाहिँ हामीले तपाईँले लेख्नु भयो भने लेखा राख्दाखेरि चाहिँ हामीले लेखाको टिप्पणीहरू खुलासाहरू दिनुपर्ने नीति पनि छ त्यसलाई हामीले सरकारी लेखाको नीति भनेर भन्छौँ अनि सरकारको लेखा चाहिँ अहिले केन्द्रीय स्तरको लेखा सङ्घीय सरकारको लेखा प्रदेश सरकारको लेखा र स्थानीय तहको लेखा गरेर तिनवटामा छ पहिला चाहिँ हाम्रो केन्द्रीय स्तर र कार्य सञ्चालन स्तरको लेखा हुन्थ्यो सङ्घीय सरकारको त केन्द्रीय र कार्य सञ्चालन स्तर दुईवटा हुन्छ प्रदेश र स्थानीयको अलगै लेखा हुन्छ यसरी सङ्घीय सरकारको हकमा केन्द्रीय स्तर र कार्य सञ्चालन स्तरको लेखा प्रदेश स्तरको लेखा र स्थानीय तहको लेखा गरेर हाम्रो लेखा राख्ने लेखाको चाहिँ त्यस्तो किसिमको प्रणाली छ भनेर हामीले बुझ्नु पर्छ है यो चाहिँ मैले तपाईँहरूलाई एक्स्ट्रा बुझाएको यो एक्स्ट्रा बुझाएको मात्रै हो अब म तपाईँलाई सरकारी लेखा राख्ने आधारको बारेमा बुझाउँछु सरकारी लेखा कुन कुन आधारमा राखिन्छ वाट आर द बेस फर मेन्टेनिङ गभर्मेन्ट एकाउन्ट सरकारी लेखा राख्ने चाहिँ आधारहरू के हुन् ग्रस एकाउन्ट भनेको चाहिँ छुट नकटाइकन वा कुनै पनि पैसा नघटाइकन जुन एमाउन्ट राखेर हिसाब गरिन्छ त्यसलाई ग्रस एमाउन्ट भनेर भनिन्छ ग्रस एकाउन्ट होइन ग्रस एमाउन्ट भनेको ग्रस एमाउन्ट भनेको जुन हो त्यसमै राख्ने भनेर भनेको अब यो रोशन ग्यावाललाई मैले के बताइदिएँ भने डेप्रिसिएसनको पोलिसी त्यहाँ राख्न मिल्दैन हामी नगदमा आधारित लेखा भएको हुनाले हामीले डेप्रिसिएसनको लेखा राख्दैनौँ नगद आधारित लेखामा रास कटेको लेखा हुँदैन छुट्टै नै यसलाई चाहिँ व्यवस्था गर्नुपर्ने हुन्छ रास कटेको लागि गभर्मेन्ट एकाउन्टमा र आफै नै यसको नीति चाहिँ छैन त्यो चाहिँ लेख्न मिल्दैन रोशन ग्यावालजीले यो कुरा बुझ्नु पर्यो छुट्टै नभनेको अवस्थामा बाहेक डेप्रिसिएसनको कट्टा गर्ने चलन हाम्रो नगद लेखा प्रणाली भएको हुनाले हुँदैन है त्यहाँ सोध्दै पनि जानु यो सोधेको तरिका त ठिक छ है यो कस्ट प्राइस विथ भ्याट हो कि विदाउट भ्याट हो भनेर भन्नुभयो भने कस्ट प्राइस विथ भ्याट हुन्छ जहिले पनि हाम्रो कस्ट प्राइस भनेको विथ भ्याट गभर्मेन्टले राख्ने बेलामा किनभने गभर्मेन्टले भ्याटसहितको मूल्यलाई नै कस्ट प्राइस भनेर मानेको हुन्छ यो कुरा बुझ्नु पऱ्यो यो प्रसाद उपाध्यायजी हाम्रो गभर्मेन्टमा चाहिँ हामीले कस्ट प्राइस भन्दा बित्तिकै विथ भ्याटलाई नै हामीले कस्ट प्राइस भनेर भन्छौँ त्यसरी बुझ्नु पर्यो त्यो सहितको मूल्यलाई नै हामीले जोडेर राख्नुपर्ने हुन्छ तर के छ भने हामीले भ्याटको र कस्ट यो उसको मूल्य चाहिँ अलग अलग राख्नुपर्छ भन्ने छैन खाता त भ्याट जाने अलग भयो वस्तुको अलग जाने भयो तर सरकारले वस्तु र सेवा चाहिँ खरिद गर्दा भ्याट लाग्ने सहित नै लागतमा जोडेर खरिद गरेको हुन्छ वा उपलब्ध गराएको हुन्छ त्यसैले कस्ट प्राइस विथ भ्याट भनेर बुझ्नुपर्ने भयो यो तपाईँहरूले सोधेको भयो अब सरकारी लेखाको आधार के हो वाट आर द बेसिक स्ट्रक्चर अफ गभर्मेन्ट एकाउन्टिङ सरकारी लेखाका आधारहरू के हुन् भनेर म बताउँछु भने त्यो भन्नुभन्दा पहिला सरकारी लेखा भन्नुभन्दा पनि लेखा विभिन्न प्रकारका हुन्छन् म तपाईँलाई बताउँछु लेखाका प्रकारहरू भनेर भनेदेखि एकहोरो लेखा प्रणाली यसले कारोबारको अभिलेख मात्र राख्छ गुरु लेखा प्रणालीमा चाहिँ लेखाका सिद्धान्तको अवलम्बन पनि गरिँदैन. सिङ्गल एन्ट्री एकाउन्टिङ सिस्टम इज अ ट्रेडिसनल एकाउन्टिङ सिस्टम. ओन्ली बुक्स अफ एकाउन्ट्स आर मेन्टेन, ओन्ली बुक किपिङ इज मेन्टेन, बट नट दि होल ट्रान्ज्याक्सन्स, बट नट दि लेजर, सब्सिडियरी लेजर्स एन्ड डिफरेन्ट फाइनेन्सियल स्टेटमेन्ट. जर्नल त बनाइन्छ, तर लेजर, सब्सिडियरी बुक र फाइनल एकाउन्टहरू चाहिँ हामी सिङ्गल एन्ट्री सिस्टममा बनाउँदैन. त्यसले कारोबारको अभिलेख मात्र राख्ने गर्दछ. इट डजन्ट डिस्क्राइब द ट्रान्ज्याक्सन्स, इट डजन्ट एनालाइज द ट्रान्ज्याक्सन्स, इट डजन्ट फलो द एकाउन्टिङ रुल्स एन्ड रेगुलेसन्स. द्याट्स वाइ सिङ्गल एन्ट्री सिस्टम इज अनसाइन्टिफिक एन्ड अनप्र्याक्टिकल एकाउन्टिङ सिस्टम. यो कुरो लेखा प्रणालीले लेखाको सिद्धान्तलाई अवलम्बन गर्दैन, लेखाका नियमको पालना पनि गर्दैन, सिद्धान्तको पालना पनि गर्दैन, मात्र कारोबारको अभिलेख मात्र राख्छ. विभिन्न खाता, सहायक खाताहरू र प्रतिवेदनहरू समेत तयार गर्दैन. त्यसैले यसलाई अपूर्ण लेखा प्रणाली, अवास्तविक लेखा प्रणालीको रूपमा बुझिन्छ. एकुरु लेखा प्रणालीका खराबीहरूलाई पुरा गर्नको लागि नै, टु मिट दि लिमिटेसन्स एन्ड डिसएडभान्टेज अफ सिङ्गल एन्ट्री सिस्टम, डबल एन्ट्री सिस्टम चाहिँ व्यवहारमा आएको हो. एकुरु लेखा प्रणालीका खराबीहरूलाई, सीमाहरूलाई सम्बोधन गर्न, त्यसलाई हटाउनको लागि चाहिँ दोहोरो लेखा प्रणाली हामीले कार्यान्वयनमा ल्याएका हौँ, प्रचलनमा लिएर आएका हौँ, डबल एन्ट्री सिस्टम. द्याट्स वाइ डबल एन्ट्री सिस्टम इज एप्रोप्रिएट एकाउन्टिङ. इट कन्सिडर डबल इफेक्ट एन्ड इक्वल इफेक्ट. इट कन्सिडर डेबिट क्रेडिट रुल्स. इट कन्सिडर्स एकाउन्टिङ प्रिन्सिपल्स. लेखाका सिद्धान्तलाई अवलम्बन गर्छ दोहोरो लेखा प्रणालीले. डेबिट क्रेडिटको नियमलाई पालन गर्छ. एकाउन्टिङ प्र्याक्टिसलाई अवलम्बन गर्छ. कारोबारको दोहोरो प्रभाव र बराबर प्रभावलाई पनि देखाउँछ. त्यस कारणले एकुरु लेखा प्रणालीको तुलनामा दोहोरो लेखा प्रणाली ठिक छ, उपयुक्त छ भनेर हामीले दोहोरो लेखा प्रणालीलाई अवलम्बन गरेको हो. सबै संस्थाहरूले अहिले दोहोरो लेखा प्रणाली नै लेखा राख्छन्. गभर्मेन्ट एकाउन्ट, गभर्मेन्ट संस्था मात्रै होइन कि, प्राइभेट, कर्पोरेट, निजी, गैर सरकारी सबैले दोहोरो लेखा प्रणालीमा लेखा राख्ने गर्छन् भनेर हामीले बुझ्नु पर्यो. अब यसपछि एकोरो लेखा प्रणाली, दोहोरो लेखा प्रणाली दुइटा मैले भने, अर्को पनि छ लेखा प्रणाली. अर्को हामीले भन्छौँ के भने, नगदमा आधारित लेखा प्रणाली र प्रोद्भावी लेखा प्रणाली. एउटालाई हामीले क्यास बेसिस एकाउन्टिङ भन्छौँ, अर्कोलाई एकुरल बेसिस एकाउन्टिङ भनेर भन्छौँ. चारवटा भयो है. अर्को पनि लेखा प्रणाली छ जसलाई हामीले प्रोद्भावी लेखा प्रणाली भनेर भन्यौँ, नगदमा आधारित लेखा प्रणाली भन्यौँ. अर्को सुधारिएको नगद र सुधारिएको प्रोद्भावी लेखा प्रणाली पनि भनिन्छ. सुधारिएको नगद र सुधारिएको प्रभावी लेखा प्रणाली, मोडिफाइड क्यास, मोडिफाइड एकुरल एकाउन्टिङ, त्यो पनि लेखा प्रणालीमै पर्ने भयो. एकुरो लेखा प्रणाली लेखा प्रणाली प्रभावी लेखा प्रणाली लागतको मात्र लेखा राख्नेलाई हामीले लागत लेखा प्रणाली भन्छौँ. त्यस्तै कसैले चाहिँ कारोबारको लेखा लाग्छ भने त्यसलाई फाइनेन्सियल एकाउन्टिङ, वित्तीय लेखा प्रणाली भन्छ. व्यवस्थापनलाई सूचना दिने हिसाबले बनाइयो भने त्यसलाई म्यानेजमेन्ट एकाउन्टिङ भनेर भन्छ. कस्ट एकाउन्टिङ, म्यानेजमेन्ट एकाउन्टिङ, फाइनेन्सियल एकाउन्टिङ, त्यो पनि हुन्छ. अनि ब्याङ्किङ क्षेत्रको छुट्टै लेखा हुन्छ, अनि एकाउन्ट अफ द ब्याङ्किङ सेक्टर छुट्टै हुन्छ त्यसको पनि, त्यसलाई पनि हामीले एकाउन्टको टाइप्समा लेख्छौँ. यसरी एकाउन्ट्स चाहिँ विभिन्न रूपका हुन्छन्. ब्याङ्किङ एकाउन्टिङ, गभर्मेन्ट एकाउन्टिङ, सिङ्गल एन्ट्री एकाउन्टिङ, डबल एन्ट्री एकाउन्टिङ. प्रचलनमा छन् तरे लिन एकाउन्टिङ भन्ने हुन्छ, ह्युमन रिसोर्स एकाउन्टिङ भन्ने भन्छ, इन्भाइरोमेन्टल एकाउन्टिङ भन्ने भन्छ. लेखा चाहिँ विभिन्न स्वरूप र प्रकारका हुन्छ. तर सरकारी लेखाको सवालमा हामीले चारवटा लेखा प्रणालीले बुझ्छौँ. एउटा नगदमा आधारित लेखा प्रणाली, अर्को प्रोद्भावी लेखा प्रणाली, अर्को सुधारिएको नगद र अर्को सुधारिएको प्रोद्भावी. सबै कुरा म बताइदिन्छु बिस्तारै. किशोर सिग्दलजी तपाईँ नआत्तिनु होला. सुधारिएको नगदमा आधारित लेखा र नगदमा आधारित लेखा बिच के फरक छ भनेर भन्यो भने पनि म अहिले तुरुन्तै बताइदिन्छु, तुरुन्तै, टेन्सन नलिनु होला. सबै कुराको फरक, चारवटैको फरक के छ भने म बताइदिन्छु. हाम्रो गभर्मेन्ट एकाउन्टिङ सिस्टम चाहिँ नगद र प्रोद्भावी दुईटा प्रणालीमा छ. त्यसको सँगसँगै हामीले सुधारिएको नगद र सुधारिएको प्रोद्भावी लेखा प्रणालीको पनि अवलम्बन गर्ने गरेका छौँ. सरकारी लेखा प्रणाली नगद र प्रोद्भावी दुईवटा प्रणालीमा आधारित छ, तर आवश्यकता अनुरूप सरकारी लेखालाई सुधारिएको नगद र सुधारिएको प्रभावीको आधारमा पनि लेखा राख्ने गरिन्छ भनेर बुझ्नु पर्यो. अब चाहिँ तपाईँहरूलाई म सिलेबसमा छिरेँ. पहिलो चाहिँ म सिलेबसमा छिरेँ. सिलेबसमा छिर्दा बित्तिकै नगदमा आधारित लेखा प्रणाली र प्रोद्भावी लेखा प्रणाली के हो त्यसको बारेमा म पहिला बुझाउँछु, त्यसको बारेमा बुझाउँछु, त्यसको डिफरेन्स के हो त्यो पनि सँगसँगै बुझाउँछु, कन्सेप्ट र डिफरेन्स एकैचोटिमा बुझाउँछु, नगदमा आधारित लेखा प्रणाली र पूर्वभावी लेखा प्रणाली, क्यास बेसिस एकाउन्टिङ सिस्टम र एकुरल बेसिस एकाउन्टिङ सिस्टम भनेको के हो, यो दुईवटा लेखा प्रणालीको चाहिँ फाइदा बेफाइदा पनि भन्दैनौँला, यसको डिफरेन्स के छ, यसको फाइदा बेफाइदा के छ, यो कुराहरूको बारेमा हामी डिटेलमा पहिला बुझ्छौँ। त्यसपछि अनि हाम्रो किशोर सिद्धले लेखेको सुधारिएको नगद र नगदमा के फरक छ, पूर्वभावी र सुधारिएको पूर्वभावीमा के फरक छ, हामी हाम्रो लेखा प्रणाली कता गएको छ, हाम्रो लेखा प्रणालीमा के समस्या छन्, यी लगायतका कुराहरू चाहिँ म पुरै कुराहरू तपाईँहरूलाई बताउँछु, टेन्सन नलिने कन्सन्ट्रेट हो। सबभन्दा पहिला मैले नगदमा आधारित लेखा प्रणाली क्यास बेसिस एकाउन्टिङ सिस्टमको बारेमा बताउँदैछु। इङ्ग्लिसवाला साथीभाइले मैले इङ्ग्लिसमा पनि भन्छु, छोटकरीमा भनिरहेको हुन्छु, इङ्ग्लिसमा एकदम क्याच गरेर, नगदमा आधारित लेखा प्रणाली नगद कारोबारको आधारमा मात्र लेखा राख्ने प्रणाली हो, नगद कारोबारको आधारमा मात्र लेखा राख्ने प्रणालीलाई नगदमा आधारित लेखा प्रणाली भनिन्छ। क्यास बेसिस एकाउन्टिङ सिस्टम आर बेस्ड अन क्यास ट्रान्ज्याक्सन्स, नगद कारोबारमा आधारित लेखालाई नै हामीले नगदमा आधारित लेखा प्रणाली भनेर भन्छौँ। नगदमा आधारित लेखा प्रणालीमा उधारो कारोबारको लेखा राखिँदैन, उधारो कारोबारको लेखा राखिँदैन। इन क्यास बेसिस एकाउन्टिङ क्रेडिट ट्रान्ज्याक्सन्स आर नट रेकर्डेड, नगदमा आधारित लेखा प्रणालीमा हामीले उधारो कारोबारको अभिलेख राख्दैनौँ, त्यो बुझ्नु पर्छ, उधारो कारोबारको लेखै राख्दैनौँ हामीले। उधारो कारोबारको लेखा नराख्यो भने अनि के गर्छ त सर, तपाईँलाई क्वेसन त्यहीँ आयो मनमा भने सम्झेर बस्ने मात्रै हो, हिसाब किताब चाहिँ नि हामीले जर्नलमा लेजरमा कहीँ लेख्न मिल्दैन, सम्झिन चाहिँ मिल्छ, मैले उधारमा बेचिया थिएँ है, उधारमा किनेको छु सामान भनेर सरकारी पटाले सम्झिन चाहिँ मिल्छ, तर फर्मल्ली जर्नलमा लेजरमा लेखा राख्न मिल्दैन, यो बुझ्नु पर्यो। त्यस कारणले नगदमा आधारित लेखा प्रणालीमा नगद कारोबारको मात्र आधारमा लेखा राखिन्छ, नगद कारोबारको आधारमा मात्र लेखा राखिन्छ, उधारो कारोबारको लेखा राखिँदैन, कारोबारकै आधारमा लेखा राखिँदैन। एकाउन्ट्स इज नट मेन्टेन अन द बेसिस अफ ट्रान्ज्याक्सन्स, कारोबार भयो भन्दैमा लेखा राखिँदैन, इट डजन्ट नेसेसरी टु मेन्टेन एकाउन्ट ओन्ली अन द बेसिस अफ ट्रान्ज्याक्सन्स, कारोबार भएकै आधारमा लेखा राख्नुपर्छ भन्ने छैन यसमा। त्यसैले कारोबारको आधारमा लेखा राखिँदैन, नगद प्राप्ति र भुक्तानीको आधारमा लेखा राखिन्छ, एकाउन्ट इज मेन्टेन ओन्ली अन द बेसिस अफ क्यास रिसिप्ट एन्ड पेमेन्ट, नट अन द बेसिस अफ ट्रान्ज्याक्सन्स, एकाउन्ट इज मेन्टेन अन द बेसिस अफ क्यास रिसिप्ट एन्ड पेमेन्ट बट नट अन द बेसिस अफ ट्रान्ज्याक्सन्स अर एक्सचेन्ज, विनिमय भएकै आधारमा, घटना घटेकै आधारमा, अन द बेसिस अफ इभेन्ट, अन द बेसिस अफ एक्सचेन्ज, अन द बेसिस अफ ट्रान्ज्याक्सन्स, कारोबारको आधारमा, घटनाका आधारमा, विनिमयका आधारमा हामी लेखा राख्दैन, अनलेस एन्ड अन्टिल क्यास इज रिसिप्ट अर पेड, नगद प्राप्ति वा भुक्तानी भएको आधारमा मात्र हामी लेखा राख्छौँ। त्यस्तो लेखा प्रणालीलाई हामीले नगदमा आधारित लेखा प्रणाली भनेर भन्छौँ, यसरी बुझ्नु पर्यो। अब अर्को पोइन्ट फेरि यसरी नै भन्छ, नगदमा आधारित लेखा प्रणालीले नगदको प्रवाह र अप्रवाह, क्यास इनफ्लो र क्यास आउटफ्लो, आउने नगद र जाने नगदको मात्र लेखा राख्छ, क्यास बेसिस एकाउन्टिङ क्यास आउटफ्लो, वर्षको अन्तमा यसले नगद मौद्दात कति छ भन्ने मात्र देखाउँछ, इट मेन्टेन रेकर्ड अफ क्यास इनफ्लो एन्ड आउटफ्लो एन्ड सोज द नेट क्यास ब्यालेन्स, यसले नगद आयो कति र नगद कति गयो त्यसको मात्र लेखा राख्छ, त्यसैले यसलाई क्यास इन्फ्लो र क्यास आउटफ्लोको एकाउन्टिङ पनि भन्ने गरिन्छ। अर्को कुरा के बुझ्नु पर्यो भने नगदमा आधारित लेखाले बजेटद्वारा नियन्त्रित हुन्छ, बजेटद्वारा नियन्त्रित हुन्छ, बजेटको सीमा पनि नाग्दैन, बजेटको सीमा नागेर नगदमा आधारित लेखाले कारोबार गर्दैन, त्यो पनि यसको कुरा बुझ्नु पर्यो। नगदमा आधारित लेखा प्रणालीले भावी कारोबारहरू, गत वर्षको कारोबार भनेर पास्ट ट्रान्ज्याक्सन्स, फ्युचर ट्रान्ज्याक्सन्स, तिनीहरूलाई यो वर्षको वित्तीय विवरणमा समावेश गर्दैन. भनेको इङ्ग्लिसमा भन्दा इन गभर्मेन्ट अर क्यास बेसिस एकाउन्टिङ आउटस्ट्यान्डिङ एन्ड प्रिपेड इन्कम एन्ड एक्सपेन्सेस आर नट इन्क्लुडेड. भनेको मतलब विगतमा भविष्यमा दायित्व सिर्जना हुने, भविष्यमा दायित्व सिर्जना हुने र विगतका दायित्वको दायित्व भुक्तानी दिने र आमदानी प्राप्त गर्ने कारोबारको लेखा सरकारी लेखामा हुँदैन. छोटकरीमा भन्नु पऱ्यो भने आउटस्ट्यान्डिङ र प्रिपेड चाहे त्यो आम्दानीसँग सम्बन्धित होस् चाहे त्यो खर्चसँग सम्बन्धित होस् त्यसको लेखा राखेन, यसरी बुझ्नु पर्यो. क्यास बेसिस एकाउन्टिङमा रासकट्टीको लेखा पनि हुँदैन, द्याट इज नो एकाउन्ट अफ डेप्रिसिएसन भनेर पनि हामी लेख्न सक्दैनौँ. त्यस्तै क्यास बेसिस एकाउन्टिङमा हामीले वित्तीय प्रतिवेदनहरू फाइनल एकाउन्टहरू बनाउँदैनौँ, ब्यालेन्स सिट र प्रफिट एन्ड लस यसमा बन्दैनौँ. लाभ नोक्सान हिसाब र हामीले वास्लाभ बनाउँदैनौँ, मात्र यसमा चाहिँ रिसिप्ट एन्ड पेमेन्ट प्राप्ति र भुक्तानी खाता वा आम्दानी र खर्च खाता मात्रै हामीले बनाउँछौँ. सरकारी लेखामा वास्तव र नाफा नोक्सान हिसाब तयार गरिँदैन. यस्तो लेखा प्रणालीलाई हामीले नगदमा आधारित लेखा प्रणाली भनेर भन्छौँ. सरकारी लेखा पनि नगदमा आधारित छ भनेर हामी भन्छौँ, प्रभावितर्फ उन्मुख छ तर यो नगदमै आधारित लेखा प्रणाली हो भनेर बुझ्नु पर्यो. अब सरकारी लेखाको चाहिँ फाइदाको कुरा गरे के फाइदा छ त भनेर भनौँ है, पहिलो सरकारी लेखन पनि कायम हुने, आर्थिक अनुशासन नियन्त्रण पनि कायम हुने भयो सरकारी लेखाबाट. पहिलो फाइदा सरकारी लेखाबाट चाहिँ अब कारोबारको नियन्त्रण हुने, आर्थिक अनुशासनको पालना हुने हुने भयो है. छोटकरीमा बताउँदैछु, फाइनेन्सियल डिसिप्लिन एन्ड कन्ट्रोल अफ ट्रान्ज्याक्सन्स. अब इङ्ग्लिसमा नै बोल्नुपर्ने छ फेरि. त्यसपछि गएर सरकारी लेखाको अर्को फाइदा के भने एकरूपता, यो फरक फरक चाहिँ अड्डाले फरक फरक लेखा प्रणाली हुँदैन, युनिफर्म एकाउन्टिङ सिस्टम जहाँ जसको राखेर एक रुपियाँको कारोबार होस् कि अरबौँ रुपियाँको कारोबार होस् कारोबार होस् एउटै प्रकारको लेखा प्रणाली हुन्छ, एउटा युनिफाइड एकाउन्टिङ सिस्टम. त्यो फाइदा. अर्को सरकारी लेखा राख्नको लागि कुनै विज्ञताको नै आवश्यक, ठुलो विज्ञताको आवश्यक पर्दैन. चार्टर्ड एकाउन्टेन्ट छैन, विदाउट चार्टर्ड एकाउन्टेन्ट गभर्मेन्ट एकाउन्ट क्यान बी मेन्टेन. यसमा समयमै प्रतिवेदनहरू पनि प्राप्त हुन्छ, जिम्मेवार जवाफ दिँदा पनि हुन्छ, त्यो पनि यसको फाइदा हो. बेफाइदा के भन्यो भने यसले सम्पूर्ण कारोबारको अभिलेख दिँदैन, सम्पूर्ण कारोबारको यथार्थ अवस्था देखाउँदैन, विशेष गरिकन यसले उधारो कारोबारको हिसाब देखाउँदैन. त्यस्तै आउटस्ट्यान्डिङ र प्रिपेड कारोबारहरूको पनि यसले अभिलेख देखाउँदैन, हिसाब राख्दैन. त्यो चाहिँ यसको बेफाइदा हो भनेर हामी भन्छौँ. अर्को यसमा चाहिँ नि हाम्रो नीतिहरू सरकारी लेखा चाहिँ फ्लेक्सिबल, ठुलो मात्रामा फ्लेक्सिबल छैन, युनिफर्मिटी छ फ्लेक्सिबल चाहिँ छैन, आफ्नो सुरुमा मात्रै गर्नुपर्छ भन्ने यसमा भन्छ. त्यो चाहिँ यसको बेफाइदा हो. अब यसपछि मैले तपाईँलाई पूर्वभावी लेखा के हो, एक्युरल बेसिस एकाउन्टिङ के हो भन्ने बुझाउँछु पहिला, अनि हामीहरूमा लाग्ला. कुन एकाउन्ट बनाउनम सर, कुन एकाउन्ट बनाउनम सर भन्नुभयो, कुन एकाउन्ट बनाउनम भन्या मैले बुझिनँ, तपाईँले के भन्न खोज्या रोशन ग्यावलीजीले अलिक प्रश्न पारेर त्यहाँ लेख्नु होला है. सरकारी लेखामा चाहिँ ब्यालेन्स सिट र प्रफिट एन्ड लस एकाउन्ट बनाउँदैन, वास्लाभ बन्दैन, नाफा नोक्सान हिसाब बनाउँदैन, त्यो भनेको मैले. अनि वित्तीय प्रतिवेदन, अन्तिम वित्तीय प्रतिवेदनहरू पनि यसमा बनाउँदैन सरकारी लेखा, त्यो चाहिँ तपाईँले बुझ्नु पऱ्यो. त्यो कुन एकाउन्ट बनाउँदैन भनेको त्यो नबनाउने भन्या, अब नगदमा आधारित लेखाकोले त्यो बनाउँदैन भने, नगदमा आधारित लेखाले के बनाउँदैन त भन्दा वास्लाद बनाउँदैन, नाफा नोक्सान हिसाब पनि बनाउँदैन भनेर भनेको. अनि अर्को चाहिँ नि अब हामी प्रोद्भावी लेखामा छौँ. प्रोद्भावी लेखा भन्नाले चाहिँ नि हामीले कारोबारको आधारमा लेखा राख्ने प्रणालीलाई प्रोद्भावी लेखा प्रणाली भनिन्छ. इन एक्युरल बेसिस एकाउन्टिङ एकाउन्ट्स आर मेन्टेन अन द बेसिस अफ ट्रान्ज्याक्सन्स, कारोबारको आधारमा, विनिमयको आधारमा, घटनाको आधारमा कारोबारको लेखा राखिन्छ, जहाँ नगद प्राप्ति वा भुक्तानीको आवश्यकता पर्दैन. विदाउट क्यास रिसिप्ट एन्ड पेमेन्ट एकाउन्ट इज मेन्टेन. प्रोद्भावी लेखामा चाहिँ हामीले कारोबार भएकै आधारमा, कारोबारकै आधारमा, वित्तीय घटनाका आधारमा, वित्तीय विनिमयका आधारमा कारोबारको लेखाङ्कन गर्दछौँ. कारोबार नगद प्राप्ति वा भुक्तानीको आवश्यकता पर्दैन। पहिलो चाहिँ यस्तो लेखा प्रणालीलाई हामीले यो प्रोद्भावी लेखा प्रणाली भनेर भन्छौँ। प्रोद्भावी लेखा प्रणालीले नगद र उधारो दुवै कारोबारको लेखा राख्ने गर्दछ। प्रोद्भावी लेखाले चाहिँ नगदमको पनि लेखा राख्छ र उधारो कारोबारको पनि लेखा राख्छ प्रोद्भावी लेखा प्रणाली। यो हामीले बुझ्नु भयो, नगद र उधारो दुवै कारोबारको लेखा राख्ने प्रणाली नै प्रोद्भावी लेखा प्रणाली हो भनेर हामीले बुझ्नु भयो। अनि अर्को फेरि सँगसँगै प्रोद्भावी लेखा प्रणालीमा चाहिँ हामीले अर्को पनि छ बताउँछौँ, प्रोद्भावी लेखा प्रणालीमा रासकट्टीको लेखाङ्कन गरिन्छ, त्यो पनि हामीले बुझ्नु पऱ्यो। प्रोद्भावी लेखा प्रणालीले आउटस्ट्यान्डिङ र प्रिपेड अथवा गत यस यस वर्षको दायित्व अर्को वर्ष भुक्तानी दिन मिल्ने, गत वर्षको आम्दानीहरूलाई यस वर्ष प्राप्त गर्न मिल्ने, गत वर्षको खर्च यस वर्ष भुक्तानी दिन मिल्ने, आउटस्ट्यान्डिङ र प्रिपेड भनेर भनेको जस्ता कारोबारहरूलाई पनि समावेश गरेर वित्तीय विवरण तयार गर्छ। इन अकुरल बेसिस एकाउन्टिङ सिस्टम आउटस्ट्यान्डिङ एन्ड प्रिपेयर्ड इन्कम एन्ड एक्सपेन्डिचर्स आर अल्सो इन्क्लुडेड टु मेक द फाइनेन्सियल स्टेटमेन्ट, टु मेक द स्टेटमेन्ट लेखिने हुन्छ, फाइनेन्सियल स्टेटमेन्ट लेखिदिनु हुन्छ। एकुरल बेसिस एकाउन्टिङले चाहिँ केलाई जोड्दो रहेछ भन्दाखेरि भुक्तानी दिनुपर्ने दायित्व, पाउनुपर्ने आम्दानी वा खर्च जस्ता कुराहरूलाई पनि समावेश गरेर लेखा राख्छ। अनि यो लेखा प्रणालीमा चाहिँ महत्त्वपूर्ण वित्तीय विवरणहरू, नाफा नोक्सान हिसाब, वासलाभ जस्ता विवरणहरू पनि हामी यो एकुरल बेसिस एकाउन्टिङमा बनाउँछौँ। नाफा नोक्सान हिसाब, वासलाभ जस्तो विवरणहरू चाहिँ हामी यो एकाउन्टिङ सिस्टममा बनाउँछौँ। यसमा हुन्छ नगदमा आधारित लेखा प्रणालीमा हुँदैन, प्रोत्साहीमा आधारित लेखा प्रणालीमा हामीले वासलाभ, नाफा नोक्सान हिसाब र अन्य विवरणहरू पनि आवश्यकता अनुसार तयार गर्छौँ। यस्तो प्रकारको लेखा राख्नको लागि चाहिँ विज्ञताको आवश्यक पर्छ, सकभर चार्टर्ड एकाउन्टेन्ट नै चाहिन्छ। यसमा चाहिँ यसको लेखा राख्ने लेखाको नीति पनि, यो लेखाको नीति चाहिँ लेखा मानहरू अथवा लेखा मान बोर्डले यसको लेखा नीतिहरू तय गर्छ। यो हाम्रो चाहिँ प्रोद्भावी लेखाको चाहिँ कस्तो नीति हुने, कुन ढाँचामा राख्ने भन्ने कसले बनाउँछ अरे भन्दा लेखा मान बनाउने समिति हुन्छ, एकाउन्टिङ बोर्ड, स्ट्यान्डर्ड बोर्ड भनेर भन्छ। त्यो एकाउन्टिङ स्ट्यान्डर्ड बोर्डले चाहिँ यसको नीतिहरू बनाइदिएको हुन्छ यस्तो एकुरल बेसिस एकाउन्टिङ। त्यसैले यसरी हेर्दा क्यास बेसिस एकाउन्टिङ र एकुरल बेसिस एकाउन्टिङ, नगदमा आधारित लेखा र प्रोद्भावी लेखा फरक फरक प्रकृतिका, आधारभूत रूपमा नै भिन्न प्रकृतिका लेखाहरू हुन् भनेर बुझ्नु पर्छ। सरकारी लेखा अहिले नगदमा आधारित छ तर यो प्रोद्भावी उन्मुख छ। सरकारी लेखामा प्रोद्भावी नै छैन भनेको होइन, प्रोद्भावी पूर्ण रूपमा सरकारी लेखा प्रोद्भावी छैन तर यो सरकारी लेखा प्रोद्भावी उन्मुख छ। नगदमा आधारित हुँदै नगदमा आधारित छ तर प्रोद्भावी उन्मुख छ सरकारी लेखा भनेर तपाईँले कन्क्लुजनमा लेख्न सक्नुहुन्छ। सरकारी लेखा चाहिँ नगदमा आधारित हुँदै यो प्रोद्भावी उन्मुख छ भनेर लेख्न मिल्यो। नगदमा आधारित लेखाका पनि आफ्नै फाइदा बेफाइदा छन्, प्रोद्भावी लेखाका पनि। आफ्नै फाइदा बेफाइदाहरू छन्। सम्पूर्ण कारोबारहरूको यसले अभिलेखाङ्कन गर्छ, सम्पूर्ण कारोबारहरूलाई प्रस्तुत गर्छ। इट प्रेजेन्ट्स अल द ट्रान्ज्याक्सन्स, इट कभर अल द ट्रान्ज्याक्सन्स, सबै कारोबार, उधारो, नगद, बाँकी, सम्पत्ति, दायित्व, सबै कारोबारहरू यसले उल्लेख गर्छ। फियर प्रेजेन्टेसन, यथार्थ अवस्था देखाउँछ, पहिलो फाइदा यसको है, सबै कारोबार समावेश गर्छ देखाउँछ। दोस्रो, यो प्रोद्भावी लेखा प्रणाली फ्लेक्सिबल छ, लचकदार छ, जसरी स्वास्थ्य अनुसार यसलाई परिवर्तन गर्न सकिन्छ। इट इज फ्लेक्सिबल एन्ड कम्प्याटिबल एकर्डिङ टु अर्गनाइजेसन्स, यो चाहिँ फ्लेक्सिबल छ, संस्था अनुसार हामी यसलाई राख्न सक्छौँ, दोस्रो फाइदा। तेस्रो फाइदा, प्रोद्भावी लेखामा हामी रासकट्टीको पनि लेखा राख्छौँ, रासकट्टीको लेखा राख्छौँ र प्रोद्भावी लेखाले लेखाका सम्पूर्ण सिद्धान्तको पालना गर्छ। नगदमा आधारित लेखाले लेखाका सबै सिद्धान्तको पालना गर्दैन, नगदमा आधारित लेखाले लेखाका सबै सिद्धान्तको पालना गर्दैन तर प्रोद्भावी लेखाले लेखाका सबै सिद्धान्तको पालना गर्छ। यो बुझ्नु, प्रोद्भावी लेखालाई इन्टरनेसनल रूपमा मान्यता छ, इन्टरनेसनली पनि प्रोद्भावी लेखालाई रिकग्नाइज गरिन्छ। एकुरल एकाउन्टिङ इज रिकग्नाइज इन इन्टरनेसनल एकाउन्टिङ सिस्टम टु, प्रणालीमा समेत हामीले आधारलाई मान्यता दिन। त्यसैले प्रोद्भावी लेखा चाहिँ नगदमा आधारित लेखाको तुलनामा राम्रो लेखा प्रणाली हो, वास्तविक लेखा प्रणाली हो, उपयुक्त लेखा प्रणाली हो। त्यसो हुँदाहुँदै पनि हामीले सरकारी लेखालाई चाहिँ प्रोद्भावी तर लगेका त छौँ, पूर्ण रूपमा प्रभावी बनाउन सकेको छैन। सरकारी लेखाको यो नै कमजोरी हो कि हामी सरकारी लेखालाई चाहिँ पूर्ण रूपमा प्रभावी बनाउन सकेका छैनौँ। एउटा सरकारी लेखाको कमजोरीको कुरा गरे मैले, सरकारी लेखाको कमजोरी के हुन् भनेर हामीलाई सोध्यो भने यो पूर्ण रूपमा प्रभावी छैन, पहिला त्यो लेख्नु पर्यो। अर्को सरकारी लेखाको कमजोरी के भन्दा यसले कारोबारको यथार्थ अवस्था पनि देखाउँदैन। इट डजन्ट डिस्क्लोज द फियर अर ट्रु पोजिसन अफ द अर्गनाइजेसन्स, संस्थाको ट्रु र फियर पोजिसन चाहिँ सरकारी लेखाले देखाउँदैन। प्रभावीले देखाउँछ त्यो पनि थाहा भइरहेको। तेस्रो सरकारी लेखाको बेफाइदा के हो त भन्दा सरकारी लेखामा चाहिँ हामीले उधारो कारोबारको लेखा राख्दैन। बिजनेसमा धेरै जसो कारोबार उधारोमा पनि हुन्छन् तर यसले उधारो कारोबारको लेखै राख्दैन, त्यस कारणले पनि यो लिमिटेसन छ भनेर हामी भन्छौँ। अर्को फोर्थ लिमिटेसन, फेरि फोर खराबी, सीमाहरू भन्ने पनि खराबी भन्ने पनि कमजोरी भन्ने, लेखाका सबै सिद्धान्तको पालना सरकारी लेखाले गर्दैन, सबै जेने सिद्धान्त यसले पालना गरेको छैन। अब पाँचौँ चाहिँ फेरि यो सरकारी लेखाको चाहिँ अर्को पाँचौँ कुरा नि भन्छु, सबै सिद्धान्त पालना नि गरेको छैन। अर्को म बताइदिन्छु रोशन कोइरालाजी, रोशन कोइरालाजी तपाईँले लेखेको एकदम ठिक छ, म एकछिन बताइदिन्छु। पहिला यो अहिले पोइन्ट छुट्ला, फेरि अहिले मैले भनेको पोइन्ट छुट्ला। सरकारी लेखाको अर्को चाहिँ बेफाइदा के हो अथवा डिसएडभान्टेज के हो भन्दा यसले लेखामानको पनि पूर्ण रूपमा पालना गर्दैन, पूर्ण रूपमा लेखामान पनि पालना गर्दैन, त्यो यसको कमजोरी हो। अर्को फेरि कमजोरी सरकारी लेखाको के हो त भनेर भन्यो भने फेरि हामी बताउँछौँ, सरकारी लेखाले चाहिँ बजेटभन्दा बाहिरको काम गर्दैन। इट डजन रिकगनाइज अफ बजेट ट्रान्ज्याक्सन्स, यसले अन बजेट ट्रान्ज्याक्सनलाई मात्रै रिकगनाइज गर्छ, जबकि ट्रान्ज्याक्सनहरू अफ बजेट पनि हुन्छ, बजेटभन्दा बाहिर पनि कारोबार हुन्छन्, त्यसलाई चाहिँ यसले कन्सिडर गर्दैन। त्यो पनि यसको अर्को चाहिँ नि बेफाइदा वा खराबी हो भनेर भन्छ। अर्को चाहिँ नि खराबी वा यसको के हो, अर्को खराबी के हो भनेर भन्यो भने चाहिँ सरकारी लेखा चाहिँ को अर्को खराबी पनि छ, यसले यो लेखा प्रणालीमा हामीले पेस्कीलाई खर्चको रूपमा मान्छौँ। पेस्की भने खर्च हुँदैन, एडभान्सलाई पनि हामीले एक्सपेन्डिचरको रूपमा लिन्छौँ, र एडभान्स चाहिँ साँच्चीकै खर्च भएको हुँदैन। त्यो पनि यसको कमजोरी वा खराबी हो भनेर हामी भन्ने भयो। यी चाहिँ नि सरकारी लेखाका कमी वा कमजोरीहरू हुन् भनेर हामीले बुझ्नु पर्यो। अब सरकारी लेखामा सुधार कसरी गर्न सकिन्छ, हाम्रो क्वेसन त्यहाँ पनि आउने भयो। मैले सरकारी लेखाको कमजोरी बताइदिएँ, सबैजना अहिले यो मैले जे भनिरहेको छु त्यसलाई कन्सन्ट्रेट हुनु है। मैले नगदमा आधारित लेखा, प्रभावी आधारमा लेखा के हुन् बताएँ, त्यसपछि यिनका फाइदा बेफाइदा पनि बताएँ। अब सरकारी लेखाका कमी कमजोरी के छन् भन्ने मैले बताएँ। अब यो कमी कमजोरीलाई कसरी सुधार गर्न सकिन्छ, सरकारी लेखाको सुधार गर्नलाई के गर्नुपर्छ भनेर म भन्दैछु। सरकारी लेखाको सुधार गर्ने भनेको सरकारी लेखालाई प्रभावी बनाउने हो, पहिलो सुधार, यसलाई प्रभावी बनाउँदै जाने, लैजान के गर्नुपर्छ म भन्छु है। विकास बेलवासले सोधेको प्रश्न अनि रोशनो कोइरालाजीले सोधेको प्रश्नहरू ठिक छन्, म एकछिनमा बताइदिन्छु। यसलाई प्रभावीमा लाने पहिला, दोस्रो सरकारी लेखालाई चाहिँ पेस्की चाहिँ खर्च होइन, सरकारले सरकारी लेखामा पेस्कीलाई चाहिँ खर्चको रूपमा हामीले मान्दैनौँ। किन मान्दैनौँ भन्दा पेस्कीलाई हामीले खर्चको रूपमा लिन्छौँ, सरकारी लेखामा चाहिँ पेस्की भनेको चाहिँ खर्च हो भनेर भन्छौँ, पेस्की खर्च होइन, किनकि पेस्की भनेको कुनै काम गर्नलाई दिइएको हुन्छ, यो पैसा पुरै खर्चै भएको हुँदैन, पुरै खर्च नभएको हुनाले यसलाई खर्च भनेर मान्न मिल्दैन। पेस्कीको पैसा पुरै खर्च हुनै सक्दैन, भएकै हुँदैन, त्यस कारणले पनि हामीले पेस्कीलाई खर्च मान्न मिल्दैन। मन्जिता पोखरेलजी, तपाईँलाई मैले पहिला बुझाउँछु, त्यसपछि अरू भन्दै जाउँला। यो एकुरल बेसिस एकाउन्टिङको डिसएडभान्टेज मैले एकछिनमा भन्छु है कान्छा। यो चाहिँ पेस्की पहिला यहाँनिर राख्नु, पेस्की किन खर्च होइन, किनभने तिमीलाई जाँचमा सरकारी लेखाका खराबी के हुन्, त्यसलाई कसरी सुधार्छौ भन्ने सोध्छ ज्यादा जसो, त्यो भएर तिम्रो दिमाग चाहिँ पहिला त्यहाँ लग भनेर सोधेको कमल सुवेदी भाइ, त्यहाँ दिमाग गएन भने तपाईँले धोका पाउँ, त्यो भएर पहिला दिमाग त्यहाँ लाउनुहोस्। अनि यहाँ चाहिँ अब पेस्कीलाई खर्च किन होइन भनेर बुझ्नु भएको, मैले मन्जिताजीलाई भन्ने पेस्की भनेको पैसा पुरै खर्चै हुँदैन, खर्च हुनै सक्दैन त्यो, किनकि त्यो त अनुमानको भरमा दिइया हुन्छ, त्यो खर्च हुन्छ भन्ने छैन। खर्च भइहाल्यो भने कि बढी, एकदमै बढी हुनसक्ला कि हुँदैन हुनसक्ला, त्यो एकुरेट चाहिँ पक्का हुँदैन, त्यस कारणले पनि पेस्कीलाई हामीले खर्चको रूपमा लिनु हुँदैन। इट इज नट एक्सपेन्डिचर्स, इट इज ओन्ली एडभान्स, त्यसरी यसको कारण चाहिँ त्यो हो भनेर बुझ्नु पर्यो। अब मैले के भनिरहेको थिएँ, सरकारी लेखाको कमजोरी के हो, बेफाइदा के हो मैले बताएँ, यसलाई सुधार कसरी गर्ने पहिला चाहिँ मैले सुरुमा के भनेको थिएँ, यसलाई एकुरल बेसिसमा लाने भनेर भने। अर्को मैले के भने भने एकुरल बेसिसमा लानुको सँगसँगै चाहिँ यसलाई आइटी बेस बनाउँदै लिएर जानु पर्यो, इन्फर्मेसन टेक्नोलोजी बेस डिजिटलाइज गराउँदै लिएर जानुपर्छ सरकारी लेखालाई। दोस्रो, तेस्रो, सरकारी लेखामा सुधार गर्नको लागि फारमहरूमा फारममा र सरकारी लेखाको ढाँचामा समयअनुसार परिमार्जन गर्नुपर्छ। फारममा समयअनुसार परिमार्जन अनि ढाँचामा समयअनुसार परिमार्जन, लेखा नीतिमा पनि समयअनुसार परिमार्जन गर्नुपर्ने हुन्छ। अनि लेखा नीतिमा मात्रै परिमार्जन गरेर हुँदैन कि, कारोबारको मूल्याङ्कनलाई पनि समय सापेक्षमा हुनुपर्छ। कारोबारको गर्ने हुनुपर्छ। अनि यसको चाहिँ गुणस्तरीयता, सरकारी लेखाको गुणस्तरीयतामा जोड दिनुपर्छ। गुणस्तर छैन भनेर भनिन्छ। यसको फेयर प्रेजेन्टेसन, स्वच्छ प्रस्तुतिमा, शुद्धतामा, तटस्थतामा जोड दिनुपर्छ भनेर हामीले यी कुराहरू चाहिँ यसको सुधारमा हामी लेख्न सक्छौँ। यति कुरा मैले बताएँ। अब यहाँ हाम्रो भाइले सोधेकोमा चाहिँ नि एउटा, पहिला मैले यो डिसएडभान्टेज भनिदिइहालौँ, एकुरल बेसिस एकाउन्टिङको बेफाइदा तैँले भनिनस्, फाइदा मात्रै भनिस्, त्यसको मात्रै फाइदा हुन्छ भन्ने ग्यारेन्टी छ र भने आस्तै सोध्यो हाम्रो कमल सुवेदी भाइले, ठिकै पनि हो। यो एकुरल बेसिस एकाउन्टिङको बेफाइदा भनेको के भने, यसले चाहिँ नि नगद र उधार दुवै कारोबारको त लेखा राख्छ यसले, तर यसले चाहिँ नि नगदको मात्रै छुट्टै दिए लेखा दिए भनेर भन्यो भने भन्नु सक्दैन। क्यास इन फ्लो र आउटफ्लोको यथार्थ अवस्था यसले देखाउन सक्दैन। पहिलो कुरा यो चाहिँ तपाईँको यसको बेफाइदा के भने, यसले यथार्थ क्यास इन फ्लो र आउटफ्लोको अवस्था देखाउँदैन, किनकि त्यसमा क्यास इन फ्लो आउटफ्लो चाहिँ आउटस्ट्यान्डिङ र प्रिपेडको रूपमा देखाउँछ, पाउनुपर्ने वा दिनुपर्ने भनेर देखाएको हुन्छ क्यास इन फ्लो आउटफ्लोलाई। नेट क्यास इन फ्लो आउटफ्लो चाहिँ यसले देखाउँदैन। खुद नगद प्रवाह, आप्रवाह, इनपुट र आउटपुट अफ क्यास, त्यो यसले देखाउँदैन। यसको बेफाइदा अर्को चाहिँ प्रभावी लेखाको बेफाइदा के हो भने, यो लेखामा चाहिँ मापदण्ड पालना गर्नुपर्ने हुन्छ पूर्ण रूपले मापदण्ड पालना गर्नु चाहिँ कम्प्लिकेटेड हुन्छ, कठिन हुन्छ। स्ट्यान्डर्डहरू पालना गर्नुपर्ने, इट मस्ट फलो द स्ट्यान्डर्ड, बट इट इज भेरी डिफिकल्ट टु मेन्टेन द स्ट्यान्डर्ड, त्यो स्ट्यान्डर्डहरू पालना गर्न पनि कठिन हुन्छ, त्यसको डिसएडभान्टेज। अर्को डिसएडभान्टेज के हो भन्दाखेरि, यसको कम्पाइल गर्न गाह्रो हुन्छ। कम्पाइल गर्न किन गाह्रो छ भनेर भन्यो भने, विभिन्न आवश्यकता भन्दा पनि बढी विवरणहरू पाउनुपर्ने हुन्छ। फुल डिस्क्लोजर भन्छ, पूर्ण विवरण दिनुपर्ने नाममा चाहिँ यसले जर्नल लेजरहरू धेरै, लेखाको चाहिँ टिप्पणीहरू पनि धेरै, लेखाको चाहिँ एनेक्सहरू पनि धेरै, त्यो दिनुपर्ने हुन्छ। सानोतिनो संस्थाले यो चाहिँ मेन्टेन गर्न गाह्रो हुन्छ, यो पनि बुझ्नु पर्यो एउटा। अर्को यसले मानको आवश्यकतालाई मान्छ, लेखा मान चाहिन्छ भनेर भन्छ, त्यो सबै संस्थाले मानको पालना गर्न पनि सक्दैन, त्यो पनि बुझ्नु पर्यो। विज्ञ मान्छेहरू चाहिन्छ यस्तो लेखा राख्नको लागि, जो सानो संस्थाले चाहिँ यसलाई डियर गर्न सक्दैन, बनाउन सक्दैन। यी चाहिँ यो लेखा प्रणालीका बेफाइदाहरू हुन् भनेर हामीले भन्छौँ। कतिपय फिक्टिटियस ट्रान्जेक्सन्सहरू, काल्पनिक कारोबारको पनि यसले लेखा राख्ने गर्दछ, त्यो पनि यसको बेफाइदा वा खराबी हो भनेर हामी भन्छौँ। तर खराबी यसको हुँदाहुँदै पनि नगदमा आधारित लेखाको तुलनामा प्रभावी लेखा चाहिँ उपयुक्त मानिन्छ र यो लेखा यथार्थ पनि छ भनेर र कसरी लान सकिन्छ, यो दुइटै कुरा म सँगसँगै बुझाउँछु। दुइटा क्वेसन त्यहाँ छुटेको थियो अघि, म बुझाइदिन्छु। सरकारी लेखालाई नगदबाट प्रभावीमा लानको लागि कठिनाई के छ बताउँछु। पहिला सरकारी लेखामा सबै सरकारी कारोबारहरूलाई मुद्रामा व्यक्त गर्न कठिन हुन्छ। सबै सरकारी कारोबारलाई मुद्रामा व्यक्त गर्न कठिन हुन्छ, त्यसैले यसलाई पूर्ण प्रभावीमा लान कठिन हुन्छ। प्रभावीमा लानको लागि चाहिँ सबै कारोबारलाई पैसा काउन्ट गर्न मिल्ने बनाउनुपर्छ। कतिपय सरकारी सेवाहरू हामी पैसामा काउन्ट गर्न सक्दैनौँ, त्यो कारणले प्रभावीमा लान गाह्रो। पहिलो, दोस्रो, सरकारी कारोबारहरू सरकारको निर्णयले परिवर्तन हुन्छ, सरकारको निर्णय अनुसार परिवर्तन हुन्छ। त्यसैले सरकारको निर्णय अनुसार परिवर्तन हुने हुनाले सरकारी कारोबारहरू सरकारी निर्णय अनुसार परिवर्तन हुन्छन्। त्यो लेखामानमा लाँदा बित्तिकै, प्रभावीमा लाँदा बित्तिकै सरकारको निर्णयले परिवर्तन गर्न मिल्दैन, त्यो त लेखामानले अथवा एकाउन्टिङ पोलिसीले मात्र त्यसलाई चेन्ज गर्नुपर्ने हुन्छ। यहाँ त सरकारको निर्णयको आधारमा परिवर्तन गर्नुपर्ने हुन्छ सरकारी कारोबारलाई। सरकारी कारोबारको परिवर्तन गर्ने काम चाहिँ सरकारको निर्णयले गरिन्छ, लेखाको सिद्धान्तले गरिँदैन। त्यसले गर्दाखेरि पनि यसलाई प्रभावीमा लान सकिँदैन। दोस्रो कठिनाइ। तेस्रो कठिनाइ सरकारले प्रभावमा लानको लागि चाहिँ सरकारी लेखालाई भनेको के हो त भन्दा सरकारको सरकारी कारोबारको हामीले पूर्वानुमान नै गर्न सक्दैनौँ। यी कारोबारहरू पक्का हुन्छन्, यी कारोबारहरू पक्का हुन्छन्, यी कारोबारहरू हुँदै यी कारोबारहरू हुन सक्ने सम्भावना छन् भनेर कारोबारको अनुमान गर्न सक्ने कारणले गर्दा पनि यसलाई अर्को सरकारी चाहिँ बाहिर जान सक्दैन। जबकि प्रोद्भावी चाहिँ फ्लेक्सिबल हुन्छ, प्रोद्भावीमा जानको लागि बजेटभन्दा बाहिरलाई पनि हामीले समावेश गरेर जानुपर्ने हुन्छ। सरकारी लेखामा बजेट बाहिरको कारोबारको समावेश हुँदैन। सरकारको बजेट बाहिरको कारोबारलाई पनि समावेश गर्नलाई प्रोद्भावी लेखाले भन्छ, जो हामी सरकारी लेखामा गर्न सक्दैनौँ, त्यो कारणले पनि कठिनाइ हो। अर्को यो प्रोद्भावी लेखामा चाहिँ पूर्ण मानदण्डले पूर्ण रूपमा एकाउन्टिङ स्ट्यान्डर्ड र प्रिन्सिपलको पालना गरौँ भन्छ। लेखाका सबै सिद्धान्त र पालना गर्नुपर्छ जुन सरकारी लेखामा पोसिबल हुँदैन, सबै मानहरूको पालना गर्न सकिन्न। त्यस कारणले सरकारी लेखामा चाहिँ प्रोद्भावीमा लानको लागि हुन्छ छन् सरकारी लेखामा प्रभावी। मैले अर्को के भन्छु भने सरकारी लेखालाई प्रभावीमा लानको लागि के गर्नु पर्ला, यो पनि म बताउँछु। सरकारी लेखालाई प्रभावीमा लानको लागि के गर्नुपर्छ बताउन जान्छु। सरकारी लेखालाई प्रभावीमा लानको लागि सबभन्दा पहिला सरकारी लेखालाई सुधारिएको नगद र सुधारिएको प्रभावी दुईटा स्टेजमा लानु पर्यो। सरकारी लेखालाई प्रभावीमा लानको लागि सुधारिएको नगद र सुधारिएको प्रभावी। मेघराज आचार्यजी सुनिन्छ सुनिन्छ, तपाईँ कन्सन्ट्रेट हुन जानुहोस्। सुधारिएको नगर सुधारिएको प्रभावीमा जानु पर्यो। रोशन ग्यावालीजी, टु ब्रिङ क्यास बेसिस एकाउन्टिङ इन्टु एकुरल बेसिस एकाउन्टिङ, फर्स्ट अफ अल मेक इट मोडिफाइड क्यास एन्ड मोडिफाइड एकुरल। मोडिफाइड क्यास र मोडिफाइड एकुरल भएपछि हामी प्रभावीमा लान सक्छौँ। फर्स्ट मेक इट मोडिफाइड क्यास एन्ड मोडिफाइड एकुरल पहिला है। दोस्रो मेक इट आइटी फ्रेन्डली, सरकारी लेखालाई प्रविधि मैत्री बनाउनु पर्यो प्रभावीमा लानको लागि। दोस्रो, तेस्रो, सरकारी लेखामा चाहिँ रिफर्महरू गर्नु पर्यो, रिफर्म इन गभर्मेन्ट एकाउन्टिङ। के रिफर्म गर्नु पर्यो भने पेस्कीलाई चाहिँ खर्चको रूपमा मान्नु भएन, डजन्ट कन्सिडर एडभान्स एज अ एक्सपेन्डिचर्स, एडभान्सलाई चाहिँ एक्सपेन्डिचर्सको रूपमा लिनु भएन भनेर भने, डजन्ट कन्सिडर एडभान्स एज अ एक्सपेन्डिचर्स त्यो लिनु पर्यो। अनि सरकारले कारोबारलाई क्वान्टिफाई गर्नु पर्यो, क्वान्टिफिकेसन अफ गभर्मेन्ट ट्रान्जेक्सन्स इन क्वान्टिटी, इन मेजरेबल फर्म, इन काउन्टिङ फर्म, इन मेजरेबल फर्म, इन मेजरिङ टर्म, इन मेजरेबललाई पैसामा व्यक्त गर्न सकिने, भ्यालुमा मुद्रामा व्यक्त गर्न सकिने बनाउनु पर्यो सरकारी कारोबारहरूलाई। अनि अर्को सरकारी कारोबार अनुमान पनि गर्नु पर्यो कहिले दिस विल ह्यापन एन्ड डेफिनेटली इट विल ह्यापन, तर नो चेन्ज इन, नो फर्दर चेन्ज इन ट्रान्ज्याक्सन भन्ने कुरा पहिले नै सुनिश्चित गर्नु पर्यो। एस्योर द्याट दिस ट्रान्ज्याक्सन्स, दिस प्रोग्राम, दिस एक्टिभिटी अफ द गभर्मेन्ट विल फिक्स्ड, द्याट डजन्ट चेन्ज एन्ड द्याट क्वान्टिटी इज अल्सो नट चेन्ज। त्यो चाहिँ पहिले नै एकदम एकुरेट बनाउनु पर्यो। अर्को सरकारी लेखामा चाहिँ आज सिर्जना हुने दायित्वलाई, सरकारी लेखाबाट सिर्जना हुने दायित्वलाई, आज चाहिँ सरकारी कारोबार गर्दा भएका दायित्वलाई चाहिँ पछि पनि त्यो दायित्वहरूलाई स्वीकार गर्ने, आज सिर्जना भएको दायित्वलाई पछि पनि त्यसलाई चाहिँ दायित्वको रूपमा लिन सकिने व्यवस्था सरकारी लेखामा गर्नु पर्यो। ट्रिट लायबिलिटिज, टुडेज लायबिलिटिज फर फ्युचर अप्लिकेसन्स, ट्रिट टुडेज लायबिलिटिज फर फ्युचर अप्लिकेसन्स, अहिले भएको दायित्वलाई भविष्यमा पनि यिनीहरू अप्लिकेसन्स हो भन्ने कुराको त्यहाँनिर हामीले व्यवस्था गर्नु पर्यो। सरकारी फर्महरूमा, ढाँचामा, प्रतिवेदन प्रणालीमा, रिपोर्टिङ सिस्टममा, रेकर्डिङ सिस्टममा पनि सुधार गर्नु पर्यो, रिफर्म इन रेकर्डिङ सिस्टम एन्ड रिपोर्टिङ सिस्टम। सो त्यसपछि मात्र यिनीहरूको बल्ल पूर्ण रूपमा प्रभावी लेखामा जान सक्छ। यी कुराहरू भएपछि सरकारी लेखालाई प्रभावी लेखामा लान सकिन्छ। कसरी लाने भन्यो भने यसरी कुराहरू लेख्नु पर्यो। अब म फेरि अर्को क्वेसनमा जान्छु। यो नगदमा आधारित लेखा र सुधारिएको नगदमा आधारित लेखामा के फरक छ? अघि साथीले सोध्नु भएको थियो एकजनाले, मैले बताउँछु यो नगदमा आधारित लेखा र सुधारिएको नगदमा आधारित लेखामा के फरक छ भने, नगदमा आधारित लेखामा उधारो कारोबारको लेखा हुँदैन, सुधारिएको नगदमा उधारो कारोबारको लेखा हुन्छ। पहिला बुझ्नु, बाँकी कारोबारको लेखै राखिँदैन नगदमा, सुधारिएको नगदमा चाहिँ बाँकी कारोबारको पनि लेखा राखिन्छ, बाँकी अथवा तिर्न बाँकीको लेखा राखिन्छ। तर त्यसले पनि ब्यालेन्स सिटहरू बनाउने, नाफा नोक्सान हिसाब बनाउने, ह्रास कटीलाई चाहिँ हरेक वर्ष हिसाब राख्ने काम छ, त्यसले पनि गर्दैन, सुधारिएको नगदले पनि गर्दैन। सुधारिएको नगदले ह्रास कटीको लेखा चाहिँ राख्छ, नगदमा ह्रास कटीकै लेखा राखिँदैन, सुधारिएको नगदमा चाहिँ ह्रास कटीको पनि लेखा राखिन्छ। यो दुईवटा फन्डामेन्टल फरक चाहिँ नगदमा आधारित लेखा र सुधारिएको नगदमा फरक छ भनेर हामी भन्न सक्छौँ। नगदमा आधारित लेखा र सुधारिएको नगदमा के फरक छ भन्यो भने, सुधारिएको नगदले उधारो कारोबारको लेखा राख्छ र सुधारिएको लेखाले चाहिँ ह्रास कटीको पनि लेखा राख्छ है, त्यो कुरा चाहिँ नगदमा आधारित लेखाले राख्दैन, त्यो नै यो बिचको फरक हो भनेर हामी भन्छौँ। अर्को, सुधारिएको नगदले चाहिँ त्यो कारोबारलाई फ्लेक्सिबल पनि बनाउँछ, यसलाई लचकदार पनि बनाउँछ, गैर बजेटरी खर्चको पनि त्यसले हिसाब राख्छ। सुधारिएको नगदले चाहिँ गैर बजेटरीको पनि लेखा राख्छ भनेर हामीले बुझ्नु पर्यो। अब अर्को चाहिँ फेरि हाम्रो यहाँ वाक्यले के सोधेको थियो, अब फेरि म यता बताउन चाहन्छु। प्रोद्भावीमा आधारित लेखा प्रणाली र सुधारिएको प्रोद्भावीमा के फरक छ, त्यही भन्न लाग्यो। ल ल, बुनु राईले ठ्याक्क मैले भन्न खोजेकै कुरा सोधिरहेको छ, क्या गजबले सोधेछ। फेरि तपाईँले त्यहाँ सोधेको कुरा त ठिक छ, एउटा सोध्दा तपाईँलाई मैले पूजाको कुरा छुट्ला नि, त्यो विचार गरिराख्नु होला है। मैले चाहिँ बुझाइरहेको कुरा छुटेर अनि तपाईँले सोध्नु होला, सोध्नु त बुनु राईले चाहिँ ठ्याक्क मलाई, मैले जे उत्तर जे भन्नुलाई भनेको थियो त्यही कुरा सोधिरहेको छु, भन्नै आइरहेको थियो ठ्याक्कै बेलामा, कस्तो टाइममा सोधेछ उहाँले। अब यो अब प्रोद्भावी र सुधारिएको प्रोद्भावीको व्यवस्था गर्नु पर्यो भने हामी कसरी गर्ने, प्रोद्भावी र सुधारिएको प्रोद्भावीमा के फरक छ भनेर हामीले भन्नु पर्यो। सबभन्दा पहिला पहिलो डिफरेन्स हामी बताउँछौँ, सुधारिएको प्रोद्भावी लेखामा, सुधारिएको प्रोद्भावी लेखामा प्रोद्भावीमा भएका कमजोरीहरूलाई, प्रोद्भावी लेखामा भएका कमजोरीहरूलाई सम्बोधन गरिन्छ। सुधारिएको प्रोद्भावीमा के गरिन्छ अरे भन्दा, प्रोद्भावी लेखामा भएका कमजोरीलाई त्यहाँनिर सम्बोधन गरिन्छ एउटा। अर्को चाहिँ सुधारिएको प्रोद्भावीमा चाहिँ नगदमा आधारित लेखा प्रणालीका त्रुटिलाई पनि सम्बोधन गरिन्छ, नगदमा आधारित लेखा प्रणालीका त्रुटिलाई पनि सम्बोधन गर्ने र सँगसँगै नगदमा आधारित लेखा प्रणालीको त्रुटिलाई पनि सम्बोधन गर्ने, सँगसँगै प्रोद्भावीलाई पनि सम्बोधन गर्ने गर्छ। अब हामीले सुधारिएको नगदमा हामीले बाँकी कारोबारको पनि लेखा राख्छौँ, क्यासको पनि लेखा राख्छौँ, तर प्रोद्भावीमा हामी के गर्छौँ भने टोटल क्यासलाई चाहिँ लेखा राख्दैनौँ, नेट क्यास फ्लोको हिसाब हामी त्यहाँ गर्दैनौँ। उदाहरण चाहिँ के भन्नु पऱ्यो भने, नेट क्यास फ्लो भनेको क्यास इनफ्लोबाट क्यास आउटफ्लो घटाएर आउने पैसालाई नेट क्यास आउट नेट क्यास फ्लो भन्छ। त्यो न त्यो चाहिँ सुधारिएकोमा चाहिँ नेट क्यास फ्लो हुँदैन, त्यहाँ क्यास फ्लो मात्रै हुन्छ। सुधारिएको नगदमा चाहिँ हाम्रो नेट क्यास फ्लो पनि हुन्छ, त्यो चाहिँ यसको डिफरेन्स भयो। उदाहरण त्यसरी दिनु भयो, एउटा उदाहरण उदाहरण पनि भनेको छ उहाँले, मैले पहिला बुझ्नु छ नि उदाहरणतिर जानु क्या, एउटा बुझाइसकेको छ नि उहाँ अर्को उदाहरणतिर गइसक्यो। अनि अर्को चाहिँ के बुझ्नु पर्यो भने, प्रोद्भावीमा आधारित लेखाले, प्रोद्भावीमा आधारित लेखाले हरेक वर्षको ह्रास कट्टीको लेखा राख्छ, हरेक वर्षको ह्रास कट्टीको लेखा राख्छ हाम्रो प्रोद्भावी लेखाले। तर सुधारिएको प्रोद्भावीले हरेक वर्षको ह्रास कट्टीको राख्दैन, टोटल ह्रासको लेखा मात्र राख्छ उसले, टोटल एकैचोटि रास कोषको मात्र लेखा राख्छ उसले, हरेक वर्ष रास कट्टी उसले गर्दैन, एकैचोटि मात्रै उसले रासको लेखा देखाउँछ। प्रोद्भावीले टोटल रास टुक्रा टुक्रा गरेर हरेक वर्षको रास हो भने, रकमलाई एकमुष्ट राखेको रहेछ, एकमुष्ट मानौ 5 वर्षको रास कट्टी चाहिँ 50,000 रहेछ भने, सुधारीको नगदमा 50,000 एकैचोटि रास कट्टी गरिन्छ, तर प्रोद्धारीमा चाहिँ 10,000 गरेर कट्टी, जति प्रयोग भएको छ त्यति मात्रै गरेर कट्टा गरेर यसको लेखा राख्ने गरिन्छ। अब हामीले के बुझ्नु पर्यो भने, इन एकुरल बेसिस एकाउन्टिङ सिस्टम, इन एकुरल बेसिस एकाउन्टिङ सिस्टम नेट क्यास फ्लो इज नट डिटरमाइन्ड, only cash flow is determined, but net cash flow is not determined. But in modified accrual, net cash flow is maintained. Pahilo deferral is maintained and separate each and every year. हरेक वर्षको हामीले चाहिँ नि डेप्रिसिएसनको हिसाब देखाउँछौँ इन एकुरल बेसिस एकाउन्टिङ सिस्टम. बट इन मोडिफाइड एकुरल बेसिस एकाउन्टिङ सिस्टम एभ्री इयर डेप्रिसिएसन इज नट मेन्टेन. टोटल डेप्रिसिएसन फन्ड हामीले यो राजकट्टीको लेखा राख्छौँ. नगदमा सुधारिएको प्रोत्भावीमा चाहिँ हरेक वर्षको त्यसैले सुधारिएको प्रोत्भावी लेखा प्रणाली भनेका फरक लेखा प्रणाली हुन्. अनि अर्को डिफरेन्स के हो भन्दा सिस्टम मोडिफाइड एकुरलबाट मात्रै हास्ट वी हेभ टु गो इन मोडिफाइड एकुरल देन ओन्ली वी क्यान रिच टु द एकुरल सिस्टम. एकैचोटि हामी एकुरलमा पुग्न सक्दैनौँ. पहिला सुधारिएको प्रोत्भावी त्यसपछि मात्र बल्ल हामी प्रोत्भावी लेखा प्रणालीमा जान. सर आवाज केही आइरहेको छैन सर, एकदम काटिएको आवाजहरू आइरहेको छ सर. साउन्डमा फुल्ली प्रब्लम छ सर, हजुरले एकचोटि रिपिट गरिदिनु भयो हुन्थ्यो. होइन सर, हामी त केही सुनिरहेको छैन, केही साउन्ड केही केही काटियो काट्यो, केही नै बुझिएन सर. साउन्ड आइरहेकै छैन अहिले त, आएकै छैन, बन्दै भयो अहिले त. अघि त काटेर त आएको, अर्को चाहिँ आफ्नै भयो.